परिवर्तन सम्बन्धी हरेक वर्षको सम्मेलनहरू हुन्छन् होइन, ती सम्मेलनहरूको बारेमा पनि हामी चर्चा गरौँ न। जलवायु परिवर्तनको असरले विश्वव्यापी रूपमा यसले चाहिँ ठुलो असर पुर्याइरहेको हुन्छ, यसको बारेमा चर्चा गरौँ न। सबभन्दा पहिला यसका तपाईँले के इस्युजहरू हेर्नुपर्ने इस्युजहरू चाहिँ के हो भने, एउटा त जलवायु परिवर्तनको परिभाषाबाट तपाईँले अलिकति यो परिभाषालाई क्लियर गर्नुपर्ने हुन्छ। के हो जलवायु परिवर्तन भनेको, जलवायु परिवर्तनको विषयमा यसको अवधारणा जलवायु परिवर्तनको कारणहरू पनि हेर्नुपर्ने हुन्छ, यसका कारणहरू के हुन् अनि यसका असरहरू असरहरू हेर्नु होला, जलवायु परिवर्तनका असरहरू के के छन् विश्वव्यापी रूपमा, अनि यी असरहरूलाई न्यूनीकरणका उपायहरू के के छन्, न्यूनीकरणका उपायहरू यो विषयमा हामी चर्चा गर्छौँ। त्यसपछि जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्न गरिएका प्रयासहरू, असरलाई न्यूनीकरण गर्न न्यूनीकरणका प्रयासहरू के के छन् होइन, प्रयासहरूको बारेमा हामी हेर्छौँ। त्यसपछि कार्बन व्यापारको बारेमा हेर्छौँ हामी, कार्बन व्यापार र जलवायु परिवर्तन बिचको अन्तर सम्बन्ध के छ, अन्तर सम्बन्धको बारेमा पनि हामी हेर्छौँ, यसको अन्तर सम्बन्ध हुन्छ। त्यसै गरेर कार्बन व्यापारको आलोचना, कार्बन व्यापारको बारेमा आलोचना पनि गरिन्छ, कार्बन व्यापारका आलोचनाहरू के छन् र अन्तिममा कार्बन व्यापारलाई कसरी फाइदा लिन सकिन्छ, फाइदा लिने के कस्ता तरिकाले फाइदा लिन सकिन्छ, यो विषय चाहिँ तपाईँहरूको लागि अहिलेको समसामयिक विश्वमा हेर्नु पर्ने एकदमै जल्दो बल्दो ती इस्युजहरू यसका यी हुन्, यी मुद्दाहरू है। जलवायु परिवर्तन भनेको के हो भन्ने हिसाबबाट हेर्दाखेरि तपाईँले परिभाषा सोध्न सक्छ, जलवायु परिवर्तन भन्नाले के बुझिन्छ, यसको अर्थ जलवायु परिवर्तन परिचय दिँदै भन्दा छोटै जोड्न सक्छ। त्यसरी पहिला जलवायु परिवर्तन भनेको के हो यो चाहिँ बुझ्नुपर्ने हुन्छ। यता लिटरल मिनिङ हेर्छ, जल भनेको पानी, वायु भनेको हावा, हावा पानीमा आएको परिवर्तन हो, तर दैनिक छिनछिनमा आएको परिवर्तन चाहिँ जलवायु परिवर्तन होइन। जलवायु परिवर्तनको लामो समयको अवधिमा करिब 30 वर्षको समयलाई लिन्छ हामी, करिब 30 वर्ष, 25 देखि 30 वर्षको समयको अवधिमा है, यो पिरियडमा चाहिँ के केमा परिवर्तन आउँछ भन्नुहुन्छ भने, एउटा चाहिँ पृथ्वीको तापक्रममा परिवर्तन आउँछ, पृथ्वीको तापक्रम, त्यसपछि वायुको वेग, त्यसै र वायुको आर्द्रता र वर्षाको मात्रामा लामो समयको अवधिमा आएको मौसम तथा हावापानीको औसत परिवर्तनलाई हामी जलवायु परिवर्तन भनेर भन्छौँ। बुझ्नु भने पृथ्वीको तापक्रम फ्लक्चुएट भइरहेछ, त्यसै र वायुको वेग, वायुको आर्द्रता भनेको रिलेटिभ ह्युमिडिटी हो होइन, यो चाहिँ यसलाई सापेक्ष आर्द्रता पनि भन्छ हामी, र अर्को चाहिँ वर्षाको मात्रा, वर्षाको प्याटर्नहरू पनि परिवर्तन हुँदै गइरहेको छ। त्यो अवस्थामा आएको लामो समयको अवधि, करिब 25 देखि 30 वर्षको समयको अवधिमा यी कुराहरूमा आएको परिवर्तन जलवायु परिवर्तन हो। जलवायु परिवर्तन भनेको खास गरी यो पृथ्वीमा विभिन्न प्रकारका मानवीय गतिविधिहरू बढ्दै गएका छन् होइन, मानवीय गतिविधिका कारण, बढ्दो औद्योगिकरणका कारण, बढ्दो सहरीकरणका कारण जलवायु परिवर्तनका असरहरू बिस्तारै बढ्दैछन्। पृथ्वीको तापक्रम चाहिँ, पृथ्वी ताप्ने प्रक्रिया चाहिँ बढ्दो छ, पृथ्वी ताप्नु भनेको ग्लोबल वार्मिङ, अथवा यो चाहिँ पृथ्वी ताप्ने प्रक्रिया भनेको यो चाहिँ ग्लोबल वार्मिङको विषय हो होइन। यो चाहिँ पृथ्वीमा जब हरितगृह ग्यासहरू बढ्दै जाँदा पृथ्वीमा चाहिँ तापक्रम पनि निरन्तर रूपमा बढिरहेको हुन्छ, जब उद्योगहरूका कारखानामा बढीभन्दा बढी हरितगृह ग्यासहरू उत्सर्जन हुन्छ, त्यो उत्सर्जन हुने प्रक्रियाबाट चाहिँ पृथ्वी ताप्दै जान्छ, र पृथ्वी ताप्दै जाँदा हिमालका हिउँ पग्लिने, वायुको मात्रा चाहिँ वायुको बहावमा परिवर्तन आउने, वर्षाको प्याटर्नमा पनि परिवर्तन आउँछ, यी परिवर्तनहरूको समष्टिलाई हामी जलवायु परिवर्तन भनेर भन्छौँ। र जलवायु परिवर्तनको मेजर यो भनेको चाहिँ खास गरी यो निरन्तर चलिरहने प्रक्रिया, जलवायु परिवर्तन भनेको यो चाहिँ पृथ्वीको उत्पत्ति भएदेखिबाट जलवायु परिवर्तन भइरहने विषय हो, किनभने मानवीय गतिविधिहरू बढिरहेका हुन्छन्, औद्योगिकरण बढिरहेको छ, त्यसले गर्दा निरन्तर रूपमा चलिरहन्छ। सो जलवायु परिवर्तन भनेको निरन्तर चलिरहने प्रक्रिया हो, निरन्तर प्रक्रिया हो जलवायु परिवर्तन भनेको। जलवायु परिवर्तन भनेको विश्वव्यापी प्रक्रिया हो, यसका असरहरू विश्वव्यापी हुन्छन्, यो विश्वव्यापी प्रक्रिया हो, यो स्थान विशेष हुँदैन, स्थान विशेष चाहिँ मौसम परिवर्तन हुन्छ होइन, प्रत्येक पार्टिकुलर स्थानमा होइन, यो चाहिँ यो मौसम होइन, यो चाहिँ वर्षाको मात्रा पार्टिकुलर स्थानमा परिवर्तन भयो भने त्यो मौसम परिवर्तन मात्र हुन्छ, तर विश्वव्यापी रूपमा भयो भने विश्वव्यापी प्रक्रिया हो। यसका असरहरू पनि विश्वव्यापी असरहरू देखिन्छन्, यसका असरहरू विश्वव्यापी हुन्छन्, जलवायु परिवर्तन असरहरू विश्वव्यापी हुन्छन्। त्यसैले जलवायु परिवर्तन यो चाहिँ पृथ्वीमा खास गरी बढ्दो औद्योगिकरण, औद्योगिकरण, त्यसै सहरीकरण, त्यसेर वन विनाश होइन वन विनाश आदिका कारणले जलवायु परिवर्तनका अवसरहरू बढिरहेका हुन्छन्। त्यसैले जलवायु परिवर्तन यो चाहिँ समसामयिक विश्वको जल्दो बल्दो समस्या हो। यो अहिले वर्तमान विश्वको सबभन्दा जल्दो बल्दो समस्या हो। यसको लागि लड्नका लागि, यसको विरुद्धमा अथवा यसको असरलाई न्यूनीकरण गर्न कुनै एक व्यक्ति एउटा देशको मात्रै प्रयास नै सम्भव छैन। यसको लागि चाहिँ विश्व नै एकजुट हुनुपर्ने अवस्था छ। त्यस कारणले गर्दा जलवायु परिवर्तनलाई विश्वव्यापी विषय भनेर परिभाषित गर्न सक्छौँ। र जलवायु परिवर्तन विश्वव्यापी भएकै कारणले गर्दा 1995 हरेक वर्ष कोप सम्मेलनहरूको आयोजना हुँदैछ। र कोप सम्मेलन पनि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न, यसका असरहरूलाई न्यूनीकरण गर्न गरिएको एउटा विश्वव्यापी प्रयास हो। हेर्नुहोस्, कोप सम्मेलन कहिलेदेखि सुरु भयो? 1995 हाल 2019 आइपुग्दा कतिवटा कोप सम्मेलनहरू सम्पन्न भए? 25 कोप सम्मेलन सम्पन्न भइसक्यो। त्यस कारण यो विश्वको साझा एजेन्डा हो। हेर्नुहोस्, यो के हो? जलवायु परिवर्तन भन्ने विषय चाहिँ इट्स अ ग्लोबल एजेन्डा हो। विश्वको साझा एजेन्डाको रूपमा जलवायु परिवर्तनको विषय चाहिँ रहेको हुन्छ भनेर तपाईँले यसरी जलवायु परिवर्तनलाई अलिकति इलाबोरेट गरेर परिभाषित गर्नुपर्छ। अहिले दिगो विकास लक्ष्यसम्म आइपुग्दा, एसडिजीसम्म आइपुग्दा चाहिँ जलवायु परिवर्तनको विषयलाई लक्ष्य नम्बर 13 गोल नम्बर 13 जलवायु परिवर्तन विषयलाई मुद्दालाई चाहिँ उठाइएको छ। अथवा यसले के भन्छ? लक्ष्य 13 क्लाइमेट एक्सनको कुरालाई यसले उजागर गरेको छ। अथवा जलवायु परिवर्तन असरसँग लड्नका लागि होइन यो चाहिँ क्लाइमेट एक्सनको विषयलाई महत्त्वका साथ हेरिएको छ भनेर तपाईँले जलवायु परिवर्तनको अलिकति परिचय दिँदा यीसम्म आउनुपर्छ होइन। कति भ्याइन्छ, कति मार्क्सले कति क्यारी गरेको हुन्छ, 5 लेख्नु पऱ्यो भने यति कुरा चाहिँ आउनै पर्यो होइन। 2 आउँछ भने तपाईँले जलवायु परिवर्तनको सामान्य परिभाषा लेखेर होइन यसको कारण 1-2 कारणहरू लेखेर अनि त्यसपछि यो विश्वव्यापी प्रक्रिया हो, निरन्तर चलिरहने प्रक्रिया हो, यो चाहिँ जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्न होइन यो चाहिँ विश्वको साझा मुद्दा हो अथवा साझा एजेन्डा हो। त्यसका लागि 1995 हरेक वर्ष हालसम्म आइपुग्दाखेरि 25 कोप सम्मेलनहरू सम्पन्न भइसकेका छन्। त्यसैले यो विश्वव्यापी साझा प्रक्रियाको रूपमा रहेको छ अथवा साझा प्रयासको रूपमा यसका असरलाई न्यूनीकरण गर्न प्रयासहरू गरेको छ। र दिगो विकास लक्ष्यले पनि लक्ष्य 13 जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्ने विषयलाई समावेश गरेको छ अथवा समेटेको छ भनेर आउनु पऱ्यो। यसको परिचय लगभग तपाईँले सिनेरियो दिन सक्नुहुन्छ। हजुर, 25-30 सामान्यतः अहिलेसम्म आइपिसिसीको रिपोर्ट हेर्यो भने 25-30 समयमा पृथ्वीमा धेरै फ्लक्चुएट, 4 कुरामा परिवर्तन आइरहेछ। पृथ्वीको तापक्रम, वायुको वेग, वायुको आर्द्रता र वर्षाको मात्रामा परिवर्तनहरू आइरहेछ। यसलाई हामी जलवायु परिवर्तन भनेर भन्छौँ है। परिचय खण्डमा तपाईँले यति गरेर अब अवधारणा आयो भने अवधारणाको विषय चाहिँ के हो भन्नुहुन्छ भने नि अवधारणा भन्ने कुरा चाहिँ अवधारणा लेख्दाखेरि जलवायु परिवर्तनको अवधारणा अथवा जलवायु परिवर्तन को खास गरी कहिलेबाट चाहिँ विश्वमा चर्चामा आयो भन्ने कुरा अलिकति यसको विकासक्रम हेर्नुहुन्छ भने खास गरी दोस्रो विश्वयुद्धभन्दा अगाडि अथवा संयुक्त राष्ट्रको स्थापनाभन्दा अगाडि वातावरणीय मुद्दाहरू जटिल मुद्दाको रूपमा थिएनन्, बहसको विषय हुँदैन थियो। तर जब 1995 दोस्रो विश्वयुद्धको अन्त्य भयो, संयुक्त राष्ट्रको स्थापना भयो, त्यसपछि वातावरणीय मुद्दाहरूले बिस्तारै प्रवेश गर्न थाले। किन प्रवेश गरे भन्नुहुन्छ भने त्यहाँ चाहिँ विश्वमा व्यापक रूपमा लगानीहरू बढ्न थाल्यो। आइबिआरडी, आइएमएफ जस्ता यो इन्स्टिट्युसनहरूले होइन ब्याङ्कहरूले चाहिँ अथवा रूपमा लोन प्रवाह गर्न थाले अनि विश्वव्यापीमा अन्धधुन्ध रूपमा विकास गर्न थाल्यो। खास गरी 50 र 60 दशकमा विश्वव्यापीमा तीव्र रूपमा औद्योगिकरण र बजारीकरणले चाहिँ यो चाहिँ बजारीकरण भयो। यस्तो हुँदै जाने क्रममा होइन विश्वमा जब अन्धधुन्ध रूपमा विकासहरू हुँदै गयो, त्यसपछि वातावरणीय समस्याहरू पनि बिउजिन थाले अथवा वातावरणीय समस्याहरू चाहिँ देखा पर्न थाले। जस्तै ओजन तहको विनाश हुने, हरेक यो ग्यासको उत्सर्जन बढ्दै जाने अनि पृथ्वीको तापक्रम चाहिँ बढ्दै जाने, तापमानहरू बढ्दै जाने। 1960 दशकबाट पृथ्वीको तापमान पनि लिन थाल्यो र त्यसपछि अनि यस्ता इस्युहरू चाहिँ यो वातावरणका इस्युहरू बढ्दै जाने क्रममा सन् 1979 प्रथम विश्व जलवायु सम्मेलन भयो। यो कहाँ भयो? यो चाहिँ जेनेभामा भयो, स्विजरल्यान्डको जेनेभामा। यो चाहिँ पहिलोपल्ट जलवायुको परिवर्तनको विषयमा मुद्दाहरू अथवा यस विषयमा छलफल हुन थाल्यो पहिलोपटक। त्यसपछि सन् 1900 अठासीमा हेर्नुहुन्छ भने 1980 दशकमा दिगो विकास प्रावधान आयो, 1980 दशकमा दिगो विकास प्रावधान आयो, त्यसरी 1983 ब्रुटल्यान्ड कमिसन गठन भयो र त्यसले 1987 प्रतिवेदन दियो। त्यो प्रतिवेदन नाम के हो रे? हाम्रो साझा भविष्य, आवर कमन फ्युचर नामक प्रतिवेदन दियो। र यो प्रतिवेदनले जलवायु परिवर्तन अरू के यो चाहिँ दिगो विकासको लागि यसले चाहिँ एउटा मार्गदर्शन दियो, होइन यसले चाहिँ एउटा प्रतिवेदन दियो, त्यो प्रतिवेदनलाई स्वीकार गर्यो। त्यसपछि 1988 यो जलवायु परिवर्तनसँग सम्बन्धित एउटा संस्था जस्तै हामी आइपिसिसी भन्छौँ, आइपिसिसीको स्थापना भयो। आइपिसिसीको स्थापना भयो, यो भनेको इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज। र यो संस्था यति महत्त्वपूर्ण छ कि यसले जलवायु परिवर्तन विषय अध्ययन अनुसन्धान खोज गर्ने कामहरू गर्छ र यसले 2007 नोबेल शान्ति पुरस्कार पनि प्राप्त गर्न सफल भयो यो संस्था। इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज भन्छ, यसको नाम याद गर्नु होला, यो लेख्न काम लाग्छ। इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संयन्त्र भन्छौँ है यसलाई नेपाली, जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संयन्त्र, इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संयन्त्र। इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्जको स्थापनापछि यो संस्थाले हरेक चार चार वर्षमा जलवायु परिवर्तनको अध्ययन सम्बन्धी रिपोर्टहरू प्रकाशन गर्छ, चार चार वर्षको सिनेरियोलाई लिएर यसले प्रकाशन गर्ने गर्दछ। यो संस्था जलवायु परिवर्तनको अध्ययन अनुसार गरेर थिङ्क ट्याङ्कहरूको समूह बुझ्नुभयो, एकदम महत्त्वपूर्ण संस्था। त्यसपछि यसले हरेक वर्ष प्रकाशन प्रतिवेदन प्रकाशन गरे अनुरूप चाहिँ विश्वमा तापमानहरू कसरी बढिरहेछन्, जलवायु परिवर्तन असरहरू कहाँ पुगेछन् अथवा त्यो कसरी ट्रेन्डहरू बद्लिरहेछ भन्ने कुराको बारेमा यसले अध्ययन गर्छ। र त्यसपछि 1990 हेर्नुहोस् है, 1990 दोस्रो विश्व जलवायु सम्मेलन भयो जेनेभामै, दोस्रो विश्व जलवायु सम्मेलन भयो। र यसरी दोस्रो विश्व जलवायु सम्मेलनले पनि जलवायु परिवर्तन विषयमा यसले चाहिँ इस्युजहरूलाई अगाडि सार्यो। र खास गरी 1992 तपाईँलाई थाहा छ, 1992 ब्राजिलको रियो द जेनेरियोमा, कहाँ 1992 ब्राजिलको रियो द जेनेरियोमा रियो सम्मेलनको आयोजना गरियो, रियो सम्मेलनको आयोजना गरियो। र रियो सम्मेलन भनेको यसलाई पृथ्वी शिखर सम्मेलन अथवा अर्थ समिट भन्छौँ, र यो विकास र वातावरणको लागि विश्व सम्मेलन पनि भनिन्छ यसलाई। यो सम्मेलन भइसकेपछि जलवायु परिवर्तन सम्बन्धी महासन्धि भयो, त्यो महासन्धिको नाम कसरी भनिदिनुहोस् त, के थियो? UNFCCC, युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज, जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि भन्छ है नेपाल, जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि अथवा युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज। यो भइसकेपछि विश्वमा अब जलवायु परिवर्तन विषयले साझा एजेन्डा, क्या साझा मुद्दा बनायो। त्यसपछि विश्वमा अझै औद्योगिकरण होइन सहरीकरणमा तीव्रता आउँदै जाने क्रममा जलवायु परिवर्तन असरहरू अझै बढ्दै गयो। त्यसपछि हरेक वर्ष 1995 के गर्न थाल्यो भन्नुहोस् त, 1995 के सम्मेलन गरियो अरे? कोप सम्मेलन अथवा कन्फरेन्स अफ पार्टिज भन्छौँ त्यसलाई, कोप सम्मेलनको आयोजना गरेपछि आजसम्म आइपुग्दाखेरि कतिवटा सम्पन्न भए? 25 कोप सम्मेलनहरू सम्पन्न भइसके। विश्वका साझा मुद्दाहरू, जलवायु परिवर्तन साझा मुद्दाहरू यसरी अगाडि बढ्न थाले। र अब यो एउटा देशको मात्र एजेन्डा भएन, अब के भयो? ग्लोबल एजेन्डा, जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्ने विषयमा ग्लोबल एजेन्डा बन्दै गयो। यसको महत्त्व र यसको चाहिँ समस्या अझै बढी पर्दै गएपछि 2016 लागू हुने दिगो विकास लक्ष्यसम्म आइपुग्दा हेर्नु त, दिगो विकास लक्ष्यले समेटेको छ नि, लक्ष्य नम्बर कतिमा? त्यसलाई पनि तपाईँले उल्लेख गर्नुपर्ने छ, लक्ष्य नम्बर 13 जलवायु परिवर्तन असरलाई विश्वव्यापी एजेन्डा बनाउनलाई दिगो विकास लक्ष्यले पनि अङ्गीकार गरेको विषय हो यो क्लाइमेट एक्सन भनेर। र आजसम्म आइपुग्दाखेरि जलवायु परिवर्तन असरहरू चाहिँ विश्वव्यापीमा झन्झन बढ्दै गएका छन् भने हामी अहिले असरको बारेमा के रचना असर कुरा चर्चा गर्न सक्छौँ। त्यसरी जलवायु परिवर्तन अवधारणा के भएछ, समय अनुसार विकसित हुँदै हुँदै हुँदै आएर विश्वको अहिले के भयो, साझा मुद्दाको रूपमा दिगो विकास लक्ष्यलाई पनि 2030 जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्नको लागि, जलवायु परिवर्तन असर विरुद्ध चाहिँ हामीले एडाप्टेसनका कार्यक्रमहरू ल्याउनका लागि, त्यो लागू गर्नका लागि, यसका मुद्दाहरू जलवायु परिवर्तनको विषयमा लड्नको लागि साझा एजेन्डाको रूपमा दिगो विकास लक्ष्यले पनि अङ्गीकार गरेको विषय हो। त्यसकारण यो चाहिँ जलवायु परिवर्तन असर यो विश्वव्यापी हुन्छ, यो निरन्तर चलिरहन्छ र यो चाहिँ समसामयिक विश्वको चल्दो बल्दो समस्या हो। र विश्व नै यस विरुद्ध लड्न एउटा देशको मात्र प्रयासले सम्भव छैन, विश्व नै साझा मुद्दाको रूपमा अगाडि बढिरहेको विषय हो भनेर तपाईँले यसरी यसलाई चाहिँ अवधारणाको रूपमा यसलाई चाहिँ लेख्नुपर्ने हुन्छ। अब अवधारणा के लेख्ने भन्ने कुरा बुझ्नु पनि, एउटा अवधारणा आयो भने के लेख्नुहुन्छ, परिभाषा लेख्नुहोस् होइन, परिभाषा लेख्नुहोस्, अनि यसको चाहिँ यसको मुद्दाहरू कसरी सुरु भयो, अलिकति तपाईँले डेभलपमेन्ट पनि लेख्नुपर्ने हुन्छ, जलवायु परिवर्तनको जलवायु परिवर्तन विषयमा यसको डेभलपमेन्ट कसरी भयो, विकासहरू कसरी हुँदै गयो भन्ने कुरा लेख्नुपर्ने हुन्छ, र अहिलेसम्म आइपुग्दाखेरि जलवायु परिवर्तनको सिनेरियो के छ त्यसलाई उल्लेख गर्नुपर्ने हुन्छ। यसरी अहिले जलवायु परिवर्तन विश्वको सानो अवधारणाको रूपमा आएको छ, र नेपालको सन्दर्भमा भन्नुहुन्छ भने नेपाल जलवायु परिवर्तन जोखिमको हिसाबले अति उच्च जोखिममा छ। कति जोखिममा छ नेपाल, विश्वमा कति जोखिमको मुलुक हो नेपाल, चौथो जोखिम, जलवायु परिवर्तन दृष्टिकोणले चौथो जोखिमको मुलुक हो, किनभने हिमाली राष्ट्र जोखिम अहिले भन्नु भयो यो त्यसरी रिपोर्ट एले भन्ने चाहिँ काहीँ भेटिनँ मैले पनि, त्यो केही फरक पर्दैन, जलवायु परिवर्तन दृष्टिकोणले अन्य नेपालको सरकारी दस्तावेजहरू जहाँ पनि लेखा छ, त्यस कारण त्यो पहिला चाहिँ कसले ल्यायो भन्ने कुरा चाहिँ अब सरकारी दस्तावेजहरूमा भनेको छ, ग्लोबल विषय हो यो, नेपाल उच्च जोखिममा छ होइन, त्यहाँ चौथो जोखिमको राष्ट्र हो भनेर धेरै ठाउँमा लेखेको पाइन्छ। पहिलो जोखिममा चाहिँ यो खास गरी तटीय मुलुकहरूलाई राखेको छ कि, जस्तो मालदिप्स, फिजी, त्यसै गरेर तपाईँको इन्डोनेसिया जस्ता राष्ट्रहरू चाहिँ जलवायु परिवर्तन दृष्टिकोणले यो तटीय राष्ट्रलाई पहिलो सूचीमा पहिलोमा राखेको छ, किनभने अलिकति पानी बढ्ने बित्तिकै मालदिप जस्ता राष्ट्रहरू डुबानको खतरामा हुन्छन्, त्यो मालदिप्सले पानी मुनि बैठक गरेर विश्वलाई नै अलर्ट गरेको अवस्था छ है। यति कुरा तपाईँले अवधारणाको विषय भयो। अब कारणहरू मात्र हुन्छ भने जलवायु परिवर्तन कारणहरू के हुन् भन्दा, यो चाहिँ एकदम जेनरल कारणहरू तपाईँलाई थाहा भएकै कारण हो। पहिलो कारण चाहिँ हरित गृह ग्यासको बढ्दो उत्सर्जन नै हो, हरित गृह ग्यासको बढ्दो उत्सर्जन नै हो, उत्सर्जन बढिरहेछ, हरित गृह ग्यासहरू बढीभन्दा बढी औद्योगिक धन्दा कल कारखाना र मानवीय गतिविधिका कारण हरित गृह ग्यास बढ्दो उत्सर्जन छ। हरित गृह ग्यास भनेर बुझ्नुहोस् होइन, कतिवटा ग्यासलाई हरित गृह ग्यास भनेछ, क्योटो प्रोटोकलले चाहिँ छवटा ग्यासलाई हरित गृह ग्यास भनेको छ, त्यो कहीँ कहीँ उल्लेख गर्नुपर्ने हुन्छ तपाईँले, तपाईँले यो क्योटो प्रोटोकलका अनुसार भनेर छवटा ग्यास, एउटा चाहिँ कार्बन डाइअक्साइड, सबैभन्दा मेजर हरित गृह ग्यास भनेको कार्बन डाइअक्साइड, जसको भूमिका कति हुन्छ अरे, कति पर्सेन्ट हुन्छ, 57% हुन्छ। दोस्रोमा के हुन्छ, मिथेन हुन्छ, र मिथेनको भूमिका कति हुन्छ, 12% हुन्छ। तेस्रोमा क्योटो प्रोटोकल अनुसार भन्नुहोस् है, तेस्रोमा नाइट्रस अक्साइड, नाइट्रस अक्साइड हुन्छ, र नाइट्रस अक्साइडको भूमिका कति हुन्छ, 6% जति हुन्छ। चौथोमा हाइड्रोफ्लोरोकार्बन हुन्छ, हाइड्रोफ्लोरोकार्बन हुन्छ, त्यस्तै अर्को हुन्छ परफ्लोरोकार्बन, र अर्को हुन्छ सल्फर हेक्साफ्लोराइड, सल्फर हेक्साफ्लोराइड। यी छवटा ग्यासलाई क्योटो प्रोटोकल कति हो, यो 1997 जुन चाहिँ लागू कहिलेबाट भयो, 2005 लागू भयो, र यो क्योटो प्रोटोकलले यी छवटा ग्यासलाई हरित गृह ग्यास भन्छ, र अन्यमा तिनवटा ग्यास पनि छन्, एउटा चाहिँ क्लोरोफ्लोरोकार्बन सिएफसी, क्लोरोफ्लोरोकार्बनलाई पनि हरित गृह ग्यास भनिन्छ, र क्लोरोफ्लोरोकार्बनको भूमिका झन्डै 25% जति हुन्छ। दोस्रोमा हुन्छ वाटर भ्यापर, वाटर भ्यापरको न्यून भूमिका हुन्छ, तर पनि यसलाई हरि यो चाहिँ हरित गृह ग्यास भन्छ। अर्को चाहिँ ओजन ग्यास, यो चाहिँ वायुमण्डलमै हुन्छ ओजन होइन, यसलाई पनि हाम्रो हरित गृह ग्यास भन्छ लिन सक्छौँ। यसरी यी हरित गृह ग्यास, यी ग्यासहरूको मात्रा जब वायुमण्डलमा बढ्दै जान्छ नि, बढ्दै गएपछि के हुन्छ भन्नुहोस् त, जब ग्यासहरूको मात्रा बढ्दै जान्छ त्यसपछि पृथ्वीको तापक्रम पनि बढेर जान्छ, किनभने हरित गृह ग्यास भनेको यस्तो ग्यास हो जसले वायुमण्डलमा एउटा तह बनाउँछ, सूर्यमाबाट आएका तापीय विकिरण भित्र जान दिन्छ तर फर्केर जान दिँदैन, फर्केर जान भनेपछि पृथ्वीको तापक्रम के हुन्छ भन्नु त, बढ्दै जाने भयो, यसलाई ग्लोबल वार्मिङको प्रोसेस भनिन्छ, दिस अ प्रोसेस अफ ग्लोबल वार्मिङ। पृथ्वी तापक्रम, पृथ्वीको ताप, पृथ्वी ताप्नुको मेन असर भनेको जलवायु परिवर्तन असर हो क्या, यसबाट धेरै असरहरू देखिन्छन्, जस्तो हिमालका हिउँ पग्लिन थाल्ने, नदीहरू ठुला ठुला हुने, हिउँ पग्लेपछि त पानीको सतह बढ्छ, अनि बाढी पहिरोको समस्याहरू आउने, अनि तटीय राष्ट्रहरू डुबानको खतरा पर्ने हुन्छ, त्यो भनेको चाहिँ जलवायु परिवर्तनको असर हो। ए मेन कज के रहेछ हेर्नु त, पृथ्वी तात्तोको मेन कज भनेको के रहेछ, मेजर कज नै जलवायु परिवर्तन मुख्य कारण, मुख्य स्रोत भनेको अथवा मुख्य कारक तत्त्व भनेकै हरित गृह ग्यासको उत्सर्जन हो। अरू पनि छन् यस्ता सहायक कारणहरूको रूपमा, अर्को चाहिँ दोस्रोमा वन विनाश हो। वन विनाश हुँदाखेरि दोहोरो रूपमा यो चाहिँ हरिका ग्यास डबल हुन्छ अथवा यो चाहिँ दोहोरो रूपमा बढ्छ। किन वन विनाश हुने बित्तिकै यो हरिका ग्यासको मेजर भनेको कार्बन डाइअक्साइड हुन्छ, तपाईँलाई थाहा छैन, सन्ताउन पर्छ। यसलाई कसले खपत गर्छ? वनले खपत गर्छ, किनभने फोटोसेन्थेसिस प्रोसेसमा वनले कार्बन डाइअक्साइड ग्यास दिन्छ। मेजर यो खपत गर्ने चिजै घट्दै गएपछि वन विनाश त विभिन्न कारणले हुन्छ हेर्नुहोस् होइन, मानवीय अतिक्रमण कारण, प्राकृतिक कारण, आगलागीका कारण, दोहनका कारण, चोरी निकासीका कारण, धेरै कारणले वन विनाश हुन्छ। वन विनाश हुँदै जाँदा के हुन्छ त? यो कार्बन डाइअक्साइड खपत गर्ने चिज हुँदैन नि। जब कार्बन डाइअक्साइड मात्रा चाहिँ वायुमण्डलमा बढ्दै जान्छ त्यसपछि के भयो? त्यसपछि हरिगृह, यो चाहिँ हरिगृहको प्रभाव पनि पृथ्वीमा बढ्दै जान्छ र ग्लोबल वार्मिङ प्रोसेस चाहिँ सुरु हुन्छ। औद्योगिकरण अनि यो चाहिँ बढ्दो औद्योगिकरण, अर्को अव्यवस्थित शहरीकरण। अर्को मेजर कज चाहिँ के होला भन्नुहोस् त? हाम्रो अनवीकरणीय ऊर्जाको बढ्दो प्रयोग गरेको छ होइन, अहिले डिजल पेट्रोलहरू अनवीकरणीय ऊर्जाको बढ्दो प्रयोग यो पनि मेजर कजको रूपमा लिन सक्छौँ। अहिले विश्वमा हेर्नुहुन्छ भने डिजल पेट्रोलहरू अहिले पनि 80% ऊर्जा चाहिँ यो अनवीकरणीय ऊर्जामा हामी स्रोतमा भर पर्छौँ क्या विश्वव्यापी रूपमा। यसले गर्दा हरिका ग्यासको उत्सर्जन बढिरहेको छ। अर्को सवारी साधनको बढ्दो प्रयोग, सवारी साधनको बढ्दो प्रयोग। अर्को चाहिँ वातावरण मैत्री विकासको अभाव, वातावरण मैत्री विकासको अभावका कारण पनि, विकासको अभावका कारण पनि जलवायु परिवर्तन भइरहेको छ भने आफ्नो कारण चाहिँ के होला भन्नुहोस् न? अर्को मेजर कज जलवायु परिवर्तन गराउने अर्को कज के हुनसक्छ? जलवायु परिवर्तनको मेजर कज भनेको चाहिँ, अर्को मेजर कज भनेको विश्वव्यापी रूपमा भएका जति सन्धि सम्झौताहरू छ नि, अहिलेसम्म कोप कतिवटा भयो अरे? कोप सम्मेलन 25 त्यहाँ हरेक सम्मेलन एउटा प्रतिबद्धता जाहेर गरेको हुन्छ। सो जलवायु परिवर्तन सम्बन्धी विश्वमा चाहिँ विश्वव्यापी प्रतिबद्धताहरू, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको पूर्ण पालना नहुनु यो पनि जलवायु परिवर्तनको अर्को कज हो। हरेक देशले भनेको छ हामी कार्बन व्यापारको लागि सब्सिडी दिन्छौँ, हरेक देशले भनेर यो औद्योगिक मुलुकहरूले चाहिँ ती कुराहरू प्रतिबद्धता जनाएको छ, तर विकसित मुलुकहरू त्यसको नाममा परिरहेको छ। यी चाहिँ केही मेजर कजहरू हुन्, अब तपाईँले थप्न सक्नुहुन्छ होइन, जनचेतनाको अभाव, जलवायु परिवर्तन सम्बन्धी जनचेतनाको अभाव भएको कारणले पनि सम्बन्धित जनचेतनाको अभाव का कारण पनि जलवायु परिवर्तनहरू बढिरहेछ। अब यो चाहिँ कारण तत्त्वहरू भयो है, तपाईँले यसलाई सिलसिलाबद्ध तरिकाले हेर्नु होला। र अब यसका असरहरू चाहिँ सामान्यतया तपाईँले कसरी हेर्नु भएको छ? यसका जलवायु परिवर्तन असरहरू तपाईँले सकारात्मक र नकारात्मक गरी दुई खालले सोध्न सक्छ, सकारात्मक र नकारात्मक भनेर सोध्न सक्छ, बुझ्नुभयो? सकारात्मक असर लेख्न चाहिँ अलिक गाह्रै छ, जलवायु परिवर्तन विषय त नकारात्मक विषय हो नि त। तर तपाईँलाई कहिले काहीँ सोधिदिन सक्छ जलवायु परिवर्तन सकारात्मक र नकारात्मक असरहरू लेख, सोधि पनि गएको छ। तर सकारात्मक असर चाहिँ कसरी लेख्नुहुन्छ? वाटर रिसोर्सेस, केही समयको लागि वाटर रिसोर्सेस बढ्छ, विद्युत चाहिँ बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ होइन, त्यो पनि एउटा राम्रो असर। केही समयको लागि त बढ्न सक्छ, 100 वर्षमा हिमालका यो नदीहरू चाहिँ झन् बढेर जान सक्छन् भन्ने एउटा आङ्कलन गरिएको छ नदीका सतहहरूले, पानीको सतह बढ्न सक्छ। त्यो पनि हो, चिसो ठाउँमा चाहिँ जीवन पोसिबल हुन्छ। जस्तो हिमालमा पनि कृषियोग्य भूमिहरू बढेर जान्छ होइन, तपाईँलाई एउटा अलिकति क्यालिफोर्नी गर्ने हेर्दाखेरि हिमाली क्षेत्रमा कृषियोग्य भूमिमा विस्तार हुन्छ, कृषियोग्य भूमिमा विस्तार हुन्छ, भूमि विस्तार हुने भएन। पहिला चिसो थियो, आलु मात्रै फल्थ्यो, अब के हुन्छ? तातो, तापक्रम बढ्दै गएपछि धान खेतीको लागि सुइटेबल हुनसक्छ, सो कृषियोग्य भूमिको विस्तार हुन्छ। दोस्रो, बेमौसमी खाद्यान्न होइन, बेमौसमी खाद्यान्न बढ्छ, खाद्यान्नको उपलब्धता हुन्छ। तेस्रो के होला? यसले गर्दा नदीमा पानीको मात्रा बढ्दा के हुन्छ? पानीको मात्रा बढ्दा चाहिँ जलविद्युतको प्रचुर उत्पादन गर्न सकिन्छ, प्रचुर उत्पादन। यो सकारात्मक लेख्नु पर्ने भएकोले यो चाहिँ अधिरो गाडी रूपमा यो राम्रो कुरा होइन, तर पनि सकारात्मक अवस्था लेख्नु भनेर छ क्वेसनले। त्यसै कारण तपाईँले अहिले चाहिँ पोजिटिभ एङ्गलबाट हेरेर लेख्नुपर्ने हुन्छ, फेरि यसैमा डिबेट गर्न थाल्नु भने त्यो सकारात्मक कुरा बन्दैन। अर्को भनेको चाहिँ नयाँ नयाँ प्रविधिहरूको विकास हुन्छ, नयाँ नयाँ प्रविधि, जति जलवायु परिवर्तन असरहरू बढेर जान्छन् नयाँ प्रविधिको विकास हुन्छ। र विकसनमुख राष्ट्रहरूले के गर्छन् त, विकसनमुख राष्ट्रहरूले विकसनमुख राष्ट्रहरूले कार्बन व्यापारबाट लाभ लिन सक्ने भए त होइन, कार्बन व्यापारबाट लाभ लिन सक्ने अवस्था सृजना हुन्छ। अर्को के होला सकारात्मक, जीवहरूको अनुकूलन क्षमता बढ्छ, जीवहरूको अनुकूलन क्षमता वृद्धि हुन्छ, नयाँ नयाँ जीवहरू देखा पर्छन्, नयाँ नयाँ जीवहरू देखा पर्ने हुन्छ भाइरसहरू देखा परेका छ। अब कोरोना त नेगेटिभ कुरा हो, नलेख्ने उदाहरण कोरोनाको दिनुभयो, नयाँ नयाँ जीवहरू देखा पर्छ, हुन त फेरि पुराना जीवहरू लोप हुन्छन्, त्यो नकारात्मक राख्नुहुँदा त नयाँ नयाँ जीवहरू देखा पर्नु पृथ्वीमा जति बायोडाइभर्सिटी बढ्नु चाहिँ राम्रो कुरा हो, तर कोरोना जस्ता भाइरसहरू बढ्नु चाहिँ त्यति राम्रो होइन, तर नकारात्मक लेख्न सकिन्छ। तर जीवहरू नयाँ नयाँ प्रजातिहरू निस्किनु, नयाँ नयाँ बोट बिरुवाहरू उत्पादन हुनु, नयाँ नयाँ फलफुलहरू निस्किनु राम्रो कुरा हो, त्यस कारण नयाँ नयाँ जीवहरूको उत्पत्ति हुन्छ भनेर त्यसलाई पोजिटिभ एङ्गलबाट हेर्नु होला। अब अर्को चाहिँ के हो भन्नुहुन्छ भने नकारात्मक तपाईँले धेरै लेख्न सकिहाल्नुहुन्छ है, नकारात्मक इस्युहरू धेरै छन्, जस्तै हिमालका हिउँ पग्लिने, खास गरी दुई खाले राष्ट्रमा धेरै असर देखिन्छ भने कि एउटा हिमाली राष्ट्रमा, अर्को तटीय मुलुकहरू सामान्यतः है यसका मुलुकहरू कम एफेक्टेड हुन्छन् कि जलवायु परिवर्तन। सो हिमाली मुलुकमा हेर्नुहुन्छ भने चाहिँ हिमाली क्षेत्रमा हेर्नुहुन्छ भने के हुन्छ त भन्दा जस्तो हिउँ पग्लिएर नाङ्गा डाँडामा रूपान्तर हुने हुन्छ होइन, नाङ्गा डाँडामा रूपान्तर हुने, अनि यसले गर्दा के हुन्छ पृथ्वीको सौन्दर्यता के हुन्छ, अब पृथ्वीको सौन्दर्यतामा ह्रास आउने, सौन्दर्यतामा ह्रास। अब पहाडी क्षेत्र के हुन्छ, पहाडी क्षेत्रमा चाहिँ नदी नालाहरू बाढी पहिरोको समस्या होइन, प्राकृतिक जोखिमहरू बढ्न सक्छ, जोखिम बढ्ने, जस्तै बाढी पहिरोहरू बढ्ने हुन्छ, जस्तो बाढी पहिरो भनेर तपाईँले हेर्न सक्नुहुन्छ, बाढी पहिरो जस्ता जोखिमहरू बढ्न सक्छ। अर्को के हुन सक्ला, हिमाली क्षेत्रमा विभिन्न प्रकारका यो चाहिँ प्राकृतिक जोखिमहरू बढ्ने भए होइन, अर्को चाहिँ जैव विविधतामा रास आउने समस्या पनि हुन्छ, त्यसलाई अहिले मेजर उसमा राखौँ ल, तर अर्को चाहिँ हिम नदी गलन हुन सक्ने, हिमताल विस्फोट हुन्छ, हिम नदीहरू के हुन्छ, हिम नदीको गलन भनेको यो पग्लिने क्या, गलन भएर बढ्ने हिमाली क्षेत्रमा यो असरहरू देखिन्छ भने, खास गरी तटीय राष्ट्रहरूमा हेर्नुहुन्छ भने तटीय राष्ट्रमा चाहिँ के हुन्छ, मालदिप जस्ता राष्ट्र के हुन्छ, मालदिप, श्रीलङ्का, इन्डोनेसिया, फिलिपिन्स, फिजी भन्ने राष्ट्रहरू चाहिँ के हुन्छ, डुबानको खतरा हुन्छ, तटीय राष्ट्रहरू डुबान हुनुपर्ने भयो। अर्को के होला, तटीय राष्ट्रहरूमा चाहिँ यो राष्ट्रहरू डुबानको खतरामा हुन्छ, मेजर इस्यु त यही नै हो, अन्य क्षेत्रमा पनि अरू असरहरू छन्, जस्तै यो कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व घट्ने हुन्छ। अर्को के हुन्छ भन्नुहुन्छ भने महामारी जन्य रोगहरू देखा पर्छन्, यो भाइरसहरू अथवा ब्याक्टेरियाहरू पनि कम्प्लिकेटेड भएर आउँछ नि, क्या फेरि फ्युज भएर अर्कै स्वरूप लिने, त्यस्तो समस्याहरू देखा पर्छन्, अहिले विश्वमा हेर्नुहुन्छ त्यस्तै समस्याहरू देखा परेका छन्। सो नयाँ नयाँ तथा महामारी जन्य रोगहरू देखा पर्ने समस्या बढेर जान्छ। अर्को के होला मेजर इस्यु, यसले गर्दाखेरि जैविकतामा ह्रास आउने भयो, जैविक विविधतामा विविधतामा ह्रास हुने समस्या हुन्छ, जीव जीवात्मक अस्तित्व लोप हुन सक्छ, नयाँ नयाँ जीवहरू यसले पारिस्थितिक प्रणालीमा पनि नकारात्मक असर पुर्याउँछ, पारिस्थितिक प्रणालीमा प्रणालीमा नकारात्मक असर पुग्छ, नकारात्मक असर बढेर जाने। अर्को के होला, अर्को मेजर यसले गर्दाखेरि विभिन्न प्रकारको यो चाहिँ पृथ्वीमा विभिन्न जस्तो जमिनको मरुभूमिकरण बढेर जान्छ, मरुभूमिकरणमा वृद्धि हुन्छ, मरुभूमिकरणमा वृद्धि भएर जाने समस्या हुन्छ, होइन? मरुभूमिकरण वृद्धि हुँदै जाँदा जीवहरूको अस्तित्व पनि लोप हुन सक्छ। त्यसै गरेर अर्को भनेको चाहिँ विकासमा दिगोपना, विकासको दिगोपनामा कमी आउँछ, जति जलवायुमा असर बढेर जान्छन् होइन विकासमा दिगोपनामा कमी आउँछ, अथवा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न नसक्ने अवस्था सृजना हुन्छ। यसले गर्दाखेरि तपाईँले अर्को अघिको सकारात्मक पक्षमा एउटा कुरा चाहिँ छुट्याउनु हुन्छ कि जस्तो लाग्यो, त्यो विश्वलाई एकजुट बनाउँछ है, जलवायु परिवर्तनको असर बढ्दै जाँदा विश्व के हुन्छ, एकजुट भइरहेछ नि। हामीले कोप सम्मेलनमा हेर्नु त पहिला थोरै राष्ट्रहरू सम्मिलित हुन्छ, अहिले साझा मुद्दा परेपछि के भयो, त्यो सकारात्मक राख्न सक्नुहुन्छ, विश्वमा साझा समस्याहरूको बारेमा लड्न सक्ने अथवा साझा समस्याको लागि एकजुट बनाउने वातावरण सिर्जना हुन्छ क्या, त्यसले सकारात्मक राख्नु। अहिले कोप सम्मेलनमा धेरै राष्ट्रहरू सम्मिलित हुने गर्दछ, यसरी नकारात्मक असरहरूमा यसले गर्दाखेरि यो पानीका स्रोतहरू खास गरी अहिले पछिल्लो समय देख्नु भएको पानीका स्रोतहरू सुक्दै जाने समस्या बढेर गएको छ, भने यसरी तपाईँले स्वास्थ्यमा समस्या, कृषिजन्य पशुजन्य उत्पादनमा समस्या, त्यसै गरेर विभिन्न प्रकारका यो चाहिँ अनि विकसित यो अल्प विकसित मुलुक दोहोरो मार्न पर्ने अल्प विकसित तथा विकासोन्मुख मुलुकहरू विकासोन्मुख मुलुकहरू के हुन्छन्, अब मुलुकहरू यो चाहिँ अत्याधिक मार्न पर्ने सम्भावना हुन्छ, अत्याधिक मार्नु कसरी भने नेपाल जस्ता मुलुकहरू चाहिँ दोहोरो मार्न पर्न सक्छ, एकातिर जलवायु परिवर्तन असरहरू यो न्यून औद्योगिकरण भएका मुलुकमा धेरै देखिने भयो, के नेपालमा त औद्योगिकरणको हिसाबले हेर्नु छ भने नेपालले विश्वले जति उत्सर्जन गर्छ हरियो ग्यास नेपालले कति गर्छ अरे 0.025 काहीँ चाहिँ 27 लेखेको पनि पाउनुहुन्छ, त्यसले केही फरक पाएन, 0.025% यसले उत्सर्जन गर्छ है, अहिलेको योजनामा चाहिँ 0.027 भनेर लेखाएको छ है, यति पर्सेन्ट मात्रै हरियो गृह ग्यास उत्सर्जन गर्छ, तपाईँको अमेरिका एक्लैले 22% हरियो ग्यास उत्सर्जन गर्छ, बुझ्नु नि जलवायु परिवर्तन असर गराउने हरियो ग्यास उत्सर्जन गर्ने राष्ट्रहरू औद्योगिक मुलुक नै हुन्छ, एकातिर नेपालले थोरै उत्सर्जन गर्छ तर विश्व एउटै चाहिँ पृथ्वी एउटा साझा घर हो, त्यहाँ यसका असरहरू नेपाल जस्ता राष्ट्रहरूमा देखा पर्ने भए, एकातिर कार्बन व्यापारमा पाउने पैसा पनि निकै कम हुन्छ, त्यो चाहिँ त्यसको वैज्ञानिकता पनि एकदम कमजोर छ भनिन्छ, अर्कोतिर हरियो ग्यासको प्रभाव पनि यस्ता राष्ट्रहरूमा बढी देखिने भए पनि यस्ता राष्ट्रहरू बढी दोहोरो मार्न पर्न सक्ने सम्भावना बढेर जान्छ भनेर तपाईँले यी चाहिँ केही असरहरू भनेर यसलाई राख्न सक्नुहुन्छ। अब जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नका लागि न्यूनीकरणका उपाय भनेर तपाईँले दुईजना उपायहरू म तपाईँलाई भन्छु, मेजर गरी खास गरी दुई खाले उपायहरू छन्, एउटा अनुकूलनको उपायहरू छ, अनुकूलन भनेको एडाप्टेसनको उपाय हुन्छ, अनुकूलन भनेको जलवायु परिवर्तनको असर छ त्यो असरसँग जुझ्नु चाहिँ अनुकूलन, बुझ्नु नि असर त छ, पृथ्वीको तापक्रम बढ्यो नि, अब हामीले घटाउन सक्छौँ, एकल प्रयासले घटाउन सक्छौँ, जस्तो वातावरण छ त्यही अनुसार आफू एडप्ट हुँदै जाने अनुकूलनको एडाप्टेसनको नियम हो। एडाप्टेसनले के भन्छ भने जलवायु परिवर्तन असर विश्वमा छ त्यो असर अनुसार हाम्रो जीवनशैली हाम्रा जीवन पद्धतिहरू परिवर्तन गर्नुपर्छ, त्यही अनुकूल हुने गरी हामीले त्यो निर्माण गर्नुपर्छ भन्छ। सो अनुकूलनको उपाय हुन्छ एउटा, अनुकूलनको उपायमा के हुनसक्छ, हाम्रो कृषि प्रणालीलाई परिवर्तन गर्ने, कृषि प्रणाली मौसम अनुकूल बनाउने, पहिलो कुरा मौसम अनुकूल, अब पृथ्वीमा तापक्रम बढेपछि धान त जुन पाए त्यही तापक्रममा नफल्ला, अथवा वर्षा त मानौँ न वर्षा सामान्यतः साउन भदौमा असार साउनमा वर्षा हुन्छ, अहिले वर्षाको तापक्रमहरू परिवर्तन भइरहेको छन्, अहिले चाहिँ चैत वैशाख जेठमै पानी पर्न थाले, भनेपछि अब धान रोप्न किन साउन कुर्नु परेन असार कुर्नु परेन नि, सो मौसम जहिले मौसम अनुकूल हुन्छ त्यहीले कृषि प्रणालीलाई परिवर्तन गर्ने, यो अनुकूलनको वातावरण हो। दोस्रो अनुकूलन कसरी हुन सकिन्छ, दोस्रो अनुकूलन हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्ने, खाद्य चक्र वा खाद्य प्रणालीमा परिवर्तन, खाद्य प्रणालीमा परिवर्तन गर्ने, जुन मौसममा चाहिँ भेटिन्छ त्यसलाई चाहिँ हामीले युज गर्नुपर्ने हुन्छ। अर्को अनुकूलन हुने अर्को उपाय भनेको चाहिँ यो प्लास्टिकका पोखरीहरू, प्लास्टिक पोखरीहरू निर्माण गर्ने, थोपा सिँचाइ प्रणाली अवलम्बन गर्ने, थोपा सिँचाइ प्रणाली अवलम्बन गर्ने, प्लास्टिकका पोखरी निर्माण गर्यो भने हिउँदिनमा जुन वर्षा हुँदैनन् अथवा खडेरीको बेलामा पनि वर्षाको पानी कलेक्सन भएर बस्छ, यसरी प्लास्टिकका पोखरीहरू निर्माण गर्ने होइन, थोपा सिँचाइ प्रणाली अवलम्बन गर्ने, पानीको थोपा थोपा सङ्कलन गरेर पोखरीहरू निर्माण गरेर त्यहाँबाट सुचार यो चाहिँ गर्न सकिन्छ। अनुकूलनको उपायको लागि अर्को के गर्न सकिन्छ भन्नुहुन्छ भने यो अनुकूलनको लागि चाहिँ हामीले यो चाहिँ वातावरण मैत्री विकासमा जोड दिने, वातावरण मैत्री विकासमा जोड दिन सक्यो भने जुन मौसममा जुन जे कुराको विकास गर्न अनुकूल हुन्छ त्यही अनुकूल गर्ने, वातावरण मैत्री विकासमा जोड दिन सक्यो भने अनुकूलनको कार्यक्रम लागू गर्न सकिन्छ। अर्को मेजर उपाय चाहिँ न्यूनीकरणको उपाय छ, न्यूनीकरण भनेको मिटिगेसनको उपाय भन्छ है, न्यूनीकरणको उपायभित्र के पर्छ त, न्यूनीकरणको उपायभित्र के पर्छ भन्छ, कसरी न्यूनीकरण गर्न सकिन्छ भन्दा एउटा त वृक्षारोपण गरेर निष्प्रभावीकरण मिटिगेसन भनेको यसको लागि निष्प्रभावीकरण भनिन्छ, निष्प्रभावीकरण भनेको यसको प्रभावलाई घटाउने हो, जलवायु परिवर्तनको प्रभावलाई घटाउन के गर्ने, वृक्षारोपणका कार्यक्रम लागू गर्ने, वृक्षारोपणका कार्यक्रम लागू गर्न सकिन्छ। अर्को चाहिँ वातावरण मैत्री विकासमा जोड दिने, यता यो पनि यहाँ आइसकेको छ, निष्प्रभावीकरण गरेर वृक्षारोपण, अर्को पानीका स्रोतहरूको सङ्कलन, पानीका स्रोतहरूको जगेर्ना, मिटिगेसन भनेको निष्प्रभावीकरण, एउटा एडाप्टेसनको उपाय, अर्को चाहिँ मिटिगेसनको उपाय। एडाप्टेसन भनेको चाहिँ जलवायु परिवर्तन भयो अब त्यो अनुसार हामी चल्नु चाहिँ एडाप्टेसन हो, बुझ्नुभयो नि, मिटिगेसन भनेको चाहिँ प्रभाव जति प्रभाव पर्दैन त्यसलाई घटाउने, क्या घटाउनलाई के गर्ने, वृक्षारोपण गर्ने, पानीका स्रोतहरूको संरक्षण गर्ने, अर्को चाहिँ हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, उत्सर्जन घटाउने कुरा, हरित गृह ग्यासहरू बढ्न नदिने, हरिका ग्यासको उत्सर्जनलाई घटाउने, बुझ्नुभयो। अर्को भनेको चाहिँ जैविक विविधताको संरक्षण गर्ने, विभिन्न प्रकारका जीव जीवातमा जैविक विविधताको संरक्षणमा जोड दिने, यी कामहरू गर्न सक्यो भने निष्प्रभावीकरण हुन्छ। र अन्य उपाय भनेर टेक्स्टमा राख्नु होला, अन्य उपाय भनेपछि अब तपाईँले देख्न सक्नुहुन्छ अन्य उपायमा के गर्ने, जलवायु परिवर्तन सम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरू, परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरूको प्रतिबद्धताको पालना गर्ने पहिलो कुरा त होइन, कोप सम्मेलन हुन्छन् त्यसका प्रतिबद्धताहरूको पालना गर्न सक्ने हुनु पर्यो। दोस्रो कुरा, जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न अर्को के गर्न सकिन्छ भन्नुहुन्छ भने कार्बन व्यापारको अवधारणामा जोड दिन सक्ने, जति हामी कार्बन व्यापारबाट फाइदा लिने कुरा गर्छौँ त्यति नै जलवायु परिवर्तनको न्यूनीकरण हुन्छ। अर्को कुरा के गर्न सकेला भन्नुहुन्छ, हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, अर्को स्वच्छ ऊर्जाका कार्यक्रमहरू लागू गर्ने, स्वच्छ ऊर्जाका कार्यक्रम हुन्छ नि, अब हामी धुवा आउने ऊर्जाहरू होइन, क्या स्वच्छ ऊर्जा भनेको वातावरण मैत्री ऊर्जा हो, बुझ्नुभयो नि, वातावरण मैत्री ऊर्जाको ऊर्जामा जोड दिनुपर्ने हुन्छ, बुझ्नुभयो, वातावरण मैत्री ऊर्जामा जोड दिने, र वातावरण मैत्री ऊर्जा जति ऊर्जालाई वातावरण मैत्री बनाउन सक्यो, जति चाहिँ प्रदूषित ऊर्जालाई घटाउन सक्यो त्यति नै के हुन्छ, त्यति नै निष्प्रभावीकरण अथवा जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्न सकिन्छ। अनि अर्को चाहिँ लाभा र नापा जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, लाभा भनेर सुन्नु भएको थियो, लाभा भनेको लोकल एडाप्टेसनल प्लान अफ एक्सन, प्लान अफ एक्सन भन्छौँ यसलाई होइन। अर्को नापा भन्ने छ है, नापा भनेको चाहिँ नेसनल एडाप्टेसनल प्लान अफ एक्सन, नेसनल एडाप्टेसन प्लान अफ प्रोग्राम अफ एक्सन, प्रोग्राम अफ एक्सन जस्ता कार्यक्रमहरू सञ्चालन गर्न सक्यो भने जलवायु परिवर्तन असरबाट बच्न सकिन्छ र यसका असरलाई न्यूनीकरण गर्न सकिन्छ भनेर तपाईँले यसरी 10-12 कारणहरू जानिराख्नु पऱ्यो। आउन सक्छ जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्न नेपाल जस्ता मुलुकहरूले के कस्ता उपायहरू अवलम्बन गर्न सक्नु गरिन्छ भने नेपालमा फोकस पनि हुनसक्छ। नेपाल जस्ता मुलुकले जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्न गर्ने कुरा त यही हो, नेपालले वृक्षारोपणमा ध्यान दिनुपर्ने हुन्छ, त्यसरी वातावरणमा कि विकासमा जोड दिनुपर्ने हुन्छ होइन, त्यसै गरेर जैविकताको संरक्षणमा जोड दिनुपर्ने हुन्छ। यी चाहिँ नेपालले नेपालले एडप्ट गर्ने, यहाँ पनि नेपालले पनि हरियो ग्यास उत्सर्जन घटाउने, कार्बन व्यापारलाई बढावा दिने नेपालको, नेपालले फाइदा लिन सक्ने क्षेत्र भनेको कार्बन व्यापार हो। अहिले हामी कार्बन व्यापारको फाइदामा छौँ है त, बुझ्नुभयो, जलवायु परिवर्तन असरबाट बस्नु। अब तपाईँलाई जलवायु परिवर्तनका लागि गरिएका प्रयासहरू, जलवायु असर न्यूनीकरण गर्न, न्यूनीकरण गर्नका लागि गरिएका प्रयास सोध्न सक्छ। यसको पनि तपाईँलाई म आइडिया दिन्छु कसरी लेख्ने प्रयासहरू। खासरी वातावरण सम्बन्धी मुद्दाहरू विश्वव्यापी मुद्दा हो, बुझ्नुभयो, विश्वव्यापी मुद्दा हो क्या, हेर नेपालको मात्र मुद्दा होइन, त्यो मुद्दालाई सम्बोधन गर्न नेपालको मात्र प्रयास सम्भव छैन। त्यसकारण यसको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रयासहरू गरेका छन्। एउटा अन्तर्राष्ट्रिय प्रयासको कुरा गर्नुहोस्, अर्को राष्ट्रिय प्रयासको कुरा गर्नुहोस्। अन्तर्राष्ट्रिय राष्ट्रिय गरी दुईवटा प्रयासहरू छन्। अन्तर्राष्ट्रिय प्रयासमा मेजर गरी तपाईँले के लेख्नु पर्यो त भन्दा सन् 1979 हेर्नु पऱ्यो है, 1979 प्रथम विश्व जलवायु सम्मेलन भयो, प्रथम विश्व जलवायु जलवायु सम्मेलन कहाँ भयो अरे, जेनेभा, यो कुरा लेख्नु भयो। दोस्रो के लेख्नुहोस्, सन् 1988 आइपिसिसीको स्थापना, यसले के गर्छ अरे, यसले के गर्छ यो संस्थाले, इन्टर गभर्नमेन्ट भोलि तपाईँको क्लास चाहिँ भोलि 2 बजी हुन्छ है, बेलुका क्लास चाहिँ हाम्रो 2 बजीको क्लास हुन्छ, अनि बिहान पनि क्लास हुन्छ तपाईँको, क्लास क्लास पऱ्यो, बिचमा इक्जाम हुन्छ, मैले यहाँ क्लास आएको भोलि इक्जाम चाहिँ राख्नु पर्छ, इक्जाम चाहिँ तपाईँलाई 10:30 गर्नु खोजेको, भोलि के गर्ने भने नि बिहान आउने 10 बजी पढ्ने, भोलि 4 बजीको 2 क्लास हुन्छ, भोलि 9:30 गर्नु, त्यसरी बिहान क्लास भोलि, त्यसो भने बिहान क्लास चाहिँ 4 क्लास 9:30 गर्नु पर्ला त्यसो भने, है त बिहान 6:30-9 फोर्थ क्लास गरौँ बिहान, अनि त्यस पछाडि तपाईँ खानसाना खाने है, 1 घन्टा खाना टाइम हुन्छ, 9:30-10 टाइम हुन्छ, 10:30 तपाईँको पल्लो बिल्डिङ ब्लक बीको पहिलो तल्लामा, त्यहाँ तपाईँहरू 3rd ग्रुपको इक्जाम दिन आउने, अनि 10:30-11:30-12:30 इक्जाम दिने, आधा घन्टा फ्रेस हुने, के खान्छ के खाना लाग्यो खाने, 2 बजीबाट अनि डेभलपमेन्टको पार्टको भोलि क्लास हुन्छ, अनि त्यो सकेपछि 2 बजीदेखि 5 बजीसम्म हामी चाहिँ पढ्छौँ यहाँ, त्यसलाई फेरि कहाँ जान्छौँ, क्लासमा जान्छौँ, विद्वान पनि हुनेछ, नाम पनि खाने, बुझ्यो है, हामी यहाँ 3 पढ्छौँ, भोलि यसपछिको पार्ट भनेको भोलि चाहिँ हामी भोलि क्लास चाहिँ डेभलपमेन्टको पार्ट पढाइ हुन्छ, भोलि यादव सर पढ्नुहुन्छ, यादव सर डेभलपमेन्टको पार्ट पढ्नु भएको छ, एउटा क्लास दिनुभयो होइन, त्यही कन्टिन्यू हुन्छ, सरले कन्टिन्यू गर्नुहुन्छ, अनि भोलि 3 सरले पढ्नुहुन्छ, त्यो सकेपछि अनि फेरि क्लास जान्छ है त, ठिक छ, आइतबार बेलुका फेरि डेभलपमेन्टको कन्टिन्यू हुन्छ, सोमबार एउटा फेरि प्रकाश क्लास हुन्छ, ल अब हेर्नुहोस् है, फोनमा चाहिँ बिहानै आउँदा है सर, यहाँ फोनमा चाहिँ अलिअलि बिहान आउँदा, पाँच छवटा कुराहरू तपाईँले अन्तर्राष्ट्रिय प्रयासमा जान्नुपर्छ, एउटा आइपिसिसीको स्थापना, एउटा 1900 अनि अर्को 1992 1992 दोस्रो जलवायु सम्मेलन, दोस्रो विश्व जलवायु सम्मेलन, यो चाहिँ यो नछुटाउँ होला, जलवायु सम्मेलन कहाँ भयो पनि स्विजरल्यान्डको जेनेभामै भयो, र 1990 हो, 1992 ब्राजिलको रियो द जेनेरियोमा रियो सम्मेलन, जसमा युएनएफसिसी महासन्धि भनेर लेख्नु होला, युएनएफसिसी एबिसिएफ त याद गर्नुभएको छ नि, पृथ्वी शिखर सम्मेलनको मेन चारवटा विषयहरू के हो, एबिसिएफ एजेन्डा 21 बायोडाइभर्सिटी क्लाइमेट चेन्ज र फरेस्ट कन्जर्भेसन प्रिन्सिपल, मैले यसमा क्लाइमेट चेन्जमा फोकस गरेँ, त्यो क्लाइमेट चेन्ज भनेको युएनएफसिसी महासन्धि हो, नेपाल यसको पक्ष राष्ट्र भएको छ, 1994 नेपाल पक्ष राष्ट्र भएको छ, एउटा यो लेख्नु पऱ्यो। अर्को तपाईँले के छुटाउनु भएन भने 1997 जापानको क्योटो सहरमा के भयो भन्नुहोस् त, यसले हरियो ग्यासको उत्सर्जनलाई घटाउने, वातावरणमा विकासमा जोड दिने भन्ने कुरा गर्छ क्योटो प्रोटोकल, यो लागू कहिलेबाट भयो, 5 फेब्रुअरी 16 लागू भएको कुरा तपाईँलाई थाहा छ। त्यसपछि जलवायु परिवर्तनको कुरा गर्दा 2007 इन्डोनेसियाको बालीमा बाली सम्मेलनलाई राख्नु होला। बाली सम्मेलन जलवायु परिवर्तन विषयलाई चाहिँ निकै महत्त्वपूर्ण सम्मेलन हो। र त्यसपछि सन् 2015 यो चाहिँ को यो पेरिस सम्झौता भन्छ है, निकै महत्त्वपूर्ण छ पेरिस सम्झौता। पेरिस सम्झौताले के भन्छ? पेरिस सम्झौताले 1950 पृथ्वीको तापक्रमलाई 2 डिग्री सेन्टिग्रेडको सीमाभित्र राख्ने भन्छ। अर्को कुरा जलवायु परिवर्तन कोष खडा गर्ने र त्यो कोषमा विकसित मुलुकले हरेक वर्ष 100 अर्ब अमेरिकी जम्मा गर्ने र जलवायु परिवर्तन असर न्यूनीकरण गर्ने योगदान गर्ने राष्ट्रलाई योगदानमा आधारित कोषबाट रकमहरू अथवा आर्थिक सहायता दिने भन्ने कुरा गर्छ। सो पेरिस सम्झौता जसलाई हामी कोप 21 सम्मेलन भन्छ, निकै महत्त्वपूर्ण छ। र 2016 एसडिजीमा के भन्यो? लक्ष्यमा 13 जसमा क्लाइमेट एक्सनको कुरा उल्लेख गरिएको छ। क्लाइमेट एक्सन अथवा जलवायु परिवर्तनका मुद्दा विरुद्ध साझा एजेन्डा बनाएर एकजुट भएर लड्ने कुरा गर्छ यसले। सो क्लाइमेट एक्सनको कुरा गर्छ। यसरी हेर्नुहुन्छ भने यो जलवायु परिवर्तन विषयमा गरिएको अन्तर्राष्ट्रिय प्रयासहरू भनेर यसरी तपाईँले 5-7 प्रयासहरूलाई चाहिँ एकदम क्याटेगोरिकली हेर्नु होला। 1992 ब्राजिलको रियो द जेनेरियोमा जसलाई हामी रियो सम्मेलन भन्छौँ, र यो सम्मेलनले 4 विषयवस्तुहरूमा महासन्धि गर्यो। यो भनेको एबिसिएफ हो। ए भनेको एजेन्डा 21 जुन वातावरण मैत्री विकाससँग सम्बन्धित छ। दोस्रो भनेको बायोडाइभर्सिटी। बायोडाइभर्सिटी भने के हो? जैव विविधता। तेस्रोमा क्लाइमेट चेन्जको विषय, र चौथोमा चाहिँ फरेस्ट कन्जर्भेसन प्रिन्सिपलको विषय। फरेस्ट कन्जर्भेसन प्रिन्सिपल अथवा वन संरक्षणको सिद्धान्त भनेको विषयलाई प्रमुख मुद्दा बनाइएको थियो। एजेन्डा 21 के छ? एजेन्डा 21 भनेको वातावरण विकास सम्बन्धी यसले दिगो विकासको अवधारणालाई प्रस्ताव गर्छ। 21 शताब्दीमा विकासका एजेन्डालाई 40 मुद्दामा व्यक्त गरिएको थियो, र त्यो चाहिँ त्यो भनेको दिगो विकास हो, वातावरण मैत्री विकास। नेपालमा पनि 3 जिल्लामा दाङ सुर्खेत र कैलाली गरी 3 जिल्लामा पाइलट प्रोजेक्टको रूपमा एजेन्डा 21 कार्यक्रमहरू लागू भएका थिए। अहिले त हरेक विकास निर्माणका क्रियाकलापमा हामी दिगो विकासको कुराहरूलाई अवलम्बन गरेकै छौँ। 15 योजना त्यसैमा आधारित रहेर बनेको छ। अब नेपालको प्रयास भनेर सोध्न सक्छ तपाईँ। नेपालको प्रयासमा 2-3 कुरा याद गर्नु होला। नेपालको प्रयासमा खास गरी जलवायु परिवर्तन विषय नेपालमा धेरै पछि आएको विषय हो, बुझ्नु। नेपालमा धेरै पछि सन् 2011 नेपालले निरन्तर रूपमा कोप सम्मेलन भाग लिइरहेको छ, बुझ्नुभयो। नेपालले कोप सम्मेलनमा निरन्तर रूपमा भाग लिइरहेको विषय हो, एकदम उच्च महत्त्वका साथ। 2013 जलवायु परिवर्तन सम्बन्धी नीतिहरू बनाएको भएर यसले चाहिँ ग्लोबल लिडरसिप अवार्ड चाहिँ प्राप्त गर्यो। यो पनि एउटा नेपालको ठुलो प्रयास थियो। ग्लोबल लिडरसिप अवार्डबाट सम्मानित भएको छ, अवार्डबाट नेपाल सम्मानित भयो। यो पनि राम्रो प्रयास थियो नेपालको। यो जलवायु परिवर्तन सम्बन्धी नीतिहरूको तर्जमा प्रभावकारी गरेको भएर 2013 नेपाली ग्लोबल लिडरसिप अवार्ड प्राप्त गर्न सक्नुभयो। त्यसपछि विक्रम सम्बन्धै 2066 पहिलोपल्ट जलवायु परिवर्तन परिषदको गठन भयो। चाहिँ जलवायु परिवर्तन परिषद यसको अध्यक्ष चाहिँ प्रधानमन्त्री हुन्छ 66। त्यसपछि 2067 जलवायु परिवर्तन नीतिको अवलम्बन गरियो। जलवायु परिवर्तन नीतिको अवलम्बन है, याद गर्नुहोला, अवलम्बन गरियो नेपालले। यो चाहिँ एडाप्टेसन गरिरहेको छ होइन। त्यसै 13 योजनामा आएपछि तपाईँले अलिकति 13 योजनालाई हाइलाइट गर्नुभयो हुन्छ। 13 योजनामा जलवायु बजेट सङ्केतको कुरा गरियो। जलवायु बजेट सङ्केत हरेक विकास निर्माणका क्रियाकलाप गर्दा जलवायु बजेट कोड गर्ने व्यवस्था गरियो। सो 13 योजनामा जलवायु बजेट सङ्केत, र 14 योजनामा हेर्नुहुन्छ भने 14 योजनाले यो चाहिँ दिगो विकासको लक्ष्यलाई अब एडप्ट गरिरहेको छ। एसडिजीमा जलवायु परिवर्तनको विषयमा परिवर्तनको विषयलाई लिएर यसको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र 15 योजनामा यसको कन्टिन्युटी निरन्तरता छ। 15 योजनाले जलवायु परिवर्तन विषय सोच, लक्ष्य र रणनीतिहरूलाई कन्टिन्यू गरेको उच्च प्राथमिकताका साथ जलवायु परिवर्तन विषयलाई नेपालले उल्लेख गरेको विषय छ भने, नेपालले प्राय जसो यसले राष्ट्रिय सम्मेलनहरू गर्छ जलवायु परिवर्तन सम्बन्धी, कोप समय यो जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलनहरूको आयोजना गर्छ होइन। राष्ट्रिय सम्मेलनहरू जस्तै के होला राष्ट्रिय सम्मेलन भन्नुहोस् न जस्तो रारा सम्मेलन होइन काला पत्थर बैठक यो त निकै महत्त्वपूर्ण बैठक हो काला पत्थर बैठक 2066 साल मङ्सिर 19 गते सगरमाथाको आधार शिविर काला पत्थरमा मन्त्री परिषदको बैठक गरेर जलवायु प्रदर्शनलाई न्यूनीकरण गरेर विभिन्न चाहिँ यसले यो चाहिँ घोषणा पत्र जारी गरेको छ विभिन्न पक्षहरू समेटेर 2075 गुफा डाँडा सम्मेलन भयो हेर्नुहोस् गुफा डाँडा सम्मेलन यो मेलम्ची सिन्धुपाल्चोकको मेलम्चीमा गुफा डाँडा सम्मेलन भयो र अहिले 2076 सगरमाथा सम्वाद गर्ने भनेर आयोजना गरिएको थियो त्यो तपाईँलाई क्यान्सल भयो तपाईँ कोरोनाको कारणले गर्दा तपाईँलाई अवेरै हुन्छ होइन त्यो पनि जलवायु परिवर्तनसँग सम्बन्धित थियो यसरी नेपालले राष्ट्रिय सम्मेलनको आयोजना गर्छ विश्वव्यापी सम्मेलनहरू पनि यसले प्रमुखताका साथ भागिरहेको अवस्था छ जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र कार्बन डाइअक्साइड अधिकतम लाभ दिनको लागि नेपालले उल्लेखनीय रूपमा विश्वमा आफ्नो आवाजहरू बुलन्द गरिरहेको अवस्था छ र यसले अहिले वातावरण संरक्षणको नीतिमा जोड दिएको छ होइन वातावरण संरक्षण गर्दै कार्बन व्यापारबाट अधिकतम लाभ दिने कार्बन व्यापारबाट लाभ दिने अवस्थामा यो छ लाभ लिएर विभिन्न प्रयत्नहरू गरिरहेको छ लाभा र नाफा जस्ता कार्यक्रमहरू रेड जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ रेड कार्यक्रम त्यस्तै लाभा नाफा जस्ता कार्यक्रमहरू के गरेछ जस्ता कार्यक्रमहरू सञ्चालन गरेको अवस्था छ कार्यक्रमहरू सञ्चालन गरेको अवस्था छ भने यसरी नेपालको प्रयासलाई तपाईँले जोडेर राख्न सक्नुहुन्छ अब यी चाहिँ नेपालको प्रयासहरू भयो अब जलवायु परिवर्तन मुद्दाहरू यिनै हुने कसरी विश्वव्यापीमा कसरी प्रयास भएको अब यसरी जोडिएको मुद्दा भनेको कार्बन व्यापारको मुद्दा हो कार्बन व्यापार भनेको खासै के हो भन्नुहुन्छ भने नि विश्वमै कार्बन डाइअक्साइड ग्यास नै जलवायु परिवर्तनको प्रमुख कारक तत्व हो कति पर्सेन्ट हुन्छ नि 57% अरूको भूमिका त अत्यन्त न्यून छ कार्बन यो हरित ग्यासको प्रभाव घटाउने भनेको कार्बन डाइअक्साइड खपत बढाउने हो नि त जति खपत बढायो त्यति चाहिँ वायुमण्डल र कार्बन डाइअक्साइड मात्र घट्दै जान्छ त्यो घटाए बापत त्यो घटाउने मुलुकलाई औद्योगिक मुलुकले दिने आर्थिक सहायता नै कार्बन व्यापार हो सामान्य अर्थमा भन्दा कार्बन अथवा हरित ग्यासको उत्सर्जनलाई कटौती गरे बापत विकसित मुलुकहरूले अल्प विकसित मुलुकहरूलाई दिने आर्थिक सहायता नै के हुनुहुन्छ कार्बन व्यापार कार्बन व्यापार भनेको पैसाकै कारोबार त हो नि व्यापार भन्ने बित्तिकै त्यहाँ पैसा जोडिन्छ सो कार्बन व्यापार भनेको कार्बनको कोटाको व्यापार खास गरी यो कार्बनको कोटाको व्यापार कार्बनको कोटाको व्यापार हरेक राष्ट्रले कार्बन उत्सर्जन गर्ने अधिकार हुन्छ बुझ्नुभयो कार्बन कोटाको व्यापार हरेक राष्ट्रलाई कार्बन उत्सर्जन गर्ने अधिकार हुन्छ कुनै मूल्यले धेरै गर्छन् कुनै मूल्यले कम गर्छन् औद्योगिक मूल्य विशेष गरी बढी गर्छ त्यो कार्बन व्यापारबाट लाभ लिन सक्ने अवस्था चाहिँ कसको सृजना हुन्छ भन्नुहुन्छ भने अल्प विकसित अथवा वातावरण मैत्री देशहरू जहाँ चाहिँ वातावरण चाहिँ उच्च रूपमा संरक्षण भएका छन् जस्तो नेपाल जस्तो देशहरूले बढी भन्दा बढी लाभ लिन सक्ने अवस्था सृजना सो कार्बनको कोटाको व्यापार हो खास गरी यो कार्बनलाई बजारमा सीमित गर्ने यो कार्बनलाई सीमित गर्ने कार्बनलाई सीमित गर्ने बजारमा आधारित अवधारणा हो बजारमा आधारित अवधारणा बजार भनेको चाहिँ व्यापारकै पैसा आधारित अवधारणा हो कार्बनलाई सीमित गर्ने बजारमा आधारित अवधारणा बजारमा आधारित भनेर बुझ्नुहुन्छ बजारले के गर्छ त्यसको चाहिँ व्यापारको होइन त्यो चाहिँ कार्य अथवा त्यो चाहिँ निर्धारण गर्छ कम क हरित ग्यास उत्सर्जन भयो बढी पैसा पाउने भयो बढी उत्सर्जन भयो भने त्यसले तिर्नु पर्छ क्या बढी उत्सर्जन गर्ने मुलुकले तिर्छन् कम उत्सर्जन गर्ने मुलुकले लाभ पाउँछ त्यसको अब त्यसको त्यही हो यसको ड्रब्याक्स आउँछ यसको ठ्याक्कै एक्ज्याक्ट क्यालकुलेसन भने काहीँ पनि पाइन्छ त्यसको अहिले यसको आलोचनामा हेर्छ है कार्बन व्यापार भनेको खास गरी विकसित मुलुकले कसले रे विकसित तथा औद्योगिक मुलुकले विकसनमा मुलुकलाई कार्बनको कटौती गरिदिए बापत दिने आर्थिक सहायता बुझ्नुभयो कसले कसलाई दिने रे विकसित मुलुक अथवा औद्योगिक मुलुकहरूले कम उत्सर्जन गर्ने गरिब मुलुकहरू सामान्यतया गरिब मुलुकमा धेरै उद्योग धन्दा कलकारखाना हुँदैन किन वातावरण जोगेना गरिरहेको हुन्छ र जसले वातावरण जोगेना गर्छ त्यसको जोगेना गरेको मूल्यको आधारमा विश्वव्यापी कोषबाट जलवायु परिवर्तन कोषबाट पैसा दिने पैसा प्राप्त गर्ने एउटा नवीनतम अवधारणा चाहिँ कार्बन व्यापारबाट पाएको अवधारणा खास गरी यो सन् 1997 को क्योटो प्रोटोकलबाट आएको अवधारणा बुझ्नुभयो? क्योटो प्रोटोकलबाट आएको अवधारणा, क्योटो प्रोटोकलले के भन्यो भने हरितगृह ग्यासको उत्सर्जन सन् 1990 को तुलनामा 2008-12 भित्र 5.2% कटौती गर्ने कुरा गर्छ, र कटौती गर्न सक्ने मुलुकलाई मुलुकले एउटा आफ्नो कोटा सुरक्षित गर्छन्, तर कटौती गर्न नसक्ने मुलुकले फेरि के गर्नुपर्छ? क्योटो अभिसन्धि अनुसार विश्व जलवायु कोषमा यसले चाहिँ पैसा तिर्नुपर्ने हुन्छ औद्योगिक मुलुकहरूले, विकसनमुख मुलुकहरूलाई, अथवा वातावरण मैत्री विकास भएका मुलुकहरूलाई, अथवा स्वच्छ वातावरण कायम भएका मुलुकहरूलाई, अथवा कम उत्सर्जन गर्ने मुलुकहरूलाई यसले पैसा तिर्नुपर्ने हुन्छ, आर्थिक सहायता प्रदान गर्नुपर्ने हुन्छ। त्यस कारण यो अवधारणा नै कार्बन व्यापारको अवधारणा। कार्बन व्यापारबाट नेपाल जस्ता राष्ट्रहरू लाभ लिन सक्ने अवस्थामा छन्। नेपाललाई हेर्नुहुन्छ भने नेपाल जब्बै यो चाहिँ 40% बन्छ, नेपालमा हेर्नु त 40.74% बन्छ। यहाँ हामीले विश्व बजारमा उत्सर्जन गर्ने हरियो ग्यास कति भाग मात्र उत्सर्जन गर्छौँ? 0.27% मात्रै, 0.27% मात्रै उत्सर्जन गर्छौँ। एकदम न्यून छ नि, उत्सर्जन पनि न्यून छ, बन पनि धेरै छ, भएपछि एउटा खपत पनि धेरै गरिदिने भयो, उत्पादन पनि कम छ भनेपछि त यस्ता मुलुकै हुन्छ लाभान्वित हुन सक्ने अवसर हुन्छ। खास गरी यो कार्बन व्यापारको अवधारणा दुईटै खालका मुलुकलाई सीमामा राख्छ क्या। बढी उत्सर्जन गर्ने मुलुकले पनि के गर्नुपर्छ? जति बढी उत्सर्जन भयो त्यति उत्सर्जन गरेको अनुमान त्यो चाहिँ अनुपातमा पैसा तिर्नुपर्ने हुन्छ। एउटा चाहिँ कार्बन व्यापारले बढी कार्बन उत्सर्जन गर्ने मुलुकलाई सीमामा राख्ने भयो, बढी उत्सर्जन गरेर त बढी पैसा तिर्नुपर्छ नि त, त्यसले विश्व बजारमा ठुलो पैसा एमाउन्ट दिनुपर्ने हुन्छ। सो बढी उत्सर्जन गर्ने मुलुकलाई पनि सीमामा राख्ने भयो, बढी उत्सर्जन गर्ने मुलुकलाई उत्सर्जन गर्ने मुलुकलाई सीमामा राख्छ, कम उत्सर्जन गर्ने मुलुकलाई के गर्छ? प्रोत्साहन गर्छ। कम उत्सर्जन गर्ने मुलुकलाई वातावरण संरक्षणमा प्रोत्साहन गर्छ, किनभने यिनीहरूलाई के हुन्छ? नेपाल जस्ता मुलुकलाई जति वातावरण जोगायो त्यति बढी पैसा पाइन्छ भन्ने हुन्छ। अनि यो बढी उत्सर्जन गर्ने मुलुकलाई जति बढी उत्सर्जन गर्छ त्यति बढी पैसा तिर्नुपर्छ, तिर्नु त बुझाजी हुँदैन नि। त्यस कारण दुवै मुलुकलाई एउटा सन्तुलनमा राख्ने काम गर्छ कार्बन व्यापारको अवधारणा, त्यति नै हो। यसले विश्वमा बढ्दै गएको जलवायु परिवर्तन असर न्यूनीकरण गर्न ठुलो योगदान गर्दछ। एकातिर बढी उत्सर्जन गर्दा बढी पैसा तिर्नुपर्छ, त्यही भएर कटौती गर्छन् उनीहरूले, अर्कोतिर बढी खपत गर्ने बापत पैसा पाइन्छ, भनेपछि दुवै हातमा लड्नु भयो नि त। त्यस कारण यो चाहिँ दोहोरो फाइदाको विषय हो, पृथ्वीबाट हरियो ग्यासको उत्सर्जन कटौती गर्ने फाइदाको विषय। तर यस्ता आलोचनाहरू पनि छन्, यस्ता आलोचनाहरू चाहिँ के छन् भन्नुहुन्छ भने, पहिलो आलोचना चाहिँ यहाँलाई के गरिन्छ भने, यो गरिब राष्ट्रलाई धनी राष्ट्रले गरेको शोषण हो। किन शोषण हो भने, औद्योगिक मुलुकहरूले धेरैभन्दा धेरै उद्योग धन्दा चलाएर आर्थिक लाभ प्रशस्त लिने, त्यसको अनुपातमा उनीहरूले तिर्ने पैसा के हुन्छ? एकदम न्यून हुन्छ, अत्यन्त थोरै पैसा दिन्छ। त्यस कारण यो गरिब विकसित मुलुकले के गरे, विकसित मुलुकले अर्को विकसित तथा विकसन मुलुकमाथि गरेको शोषण हो भन्ने हल भन्ने चर्चा चाहिँ व्यापक रूपमा पाइन्छ। दोस्रो कार्बनको क्यालकुलेसन विधि छ नि, कार्बन कति उत्सर्जन गर्यो र कति खपत गर्यो र कति खपत गर्यो कति पैसा पाइन्छ भने, यसको वैज्ञानिक क्यालकुलेसन छैन। सो कार्बनको क्यालकुलेसन उत्सर्जन र खपतको क्यालकुलेसन हुन्छ क्या? के को क्यालकुलेसन? कार्बनको उत्सर्जन र खपतको क्यालकुलेसन, खपतको क्यालकुलेसन चाहिँ के छैन? वैज्ञानिक छैन, वैज्ञानिक नहुने अवस्था छ। अर्को कार्बन व्यापार मार्फत पाएको पैसा अत्यन्त न्यून छ, कार्बन व्यापारबाट पाएको रकम चाहिँ के छ? व्यापारबाट प्राप्त रकम अत्यन्त न्यून छ, प्राप्त रकम अत्यन्त न्यून छ, अत्यन्त न्यून छ, त्यसमा चरम शोषण हो भन्ने भनिन्छ। यसमा लिमिटेसन छैन क्या, खपत गर्ने राष्ट्रले कति खपत गरे हो, उत्पादन गर्ने राष्ट्रले कति उत्पादन गरे हो भन्ने कुराको वैज्ञानिक क्यालकुलेसनको विधि चाहिँ छैन। यो चरम शोषण हो, खपत गर्ने मुलुकलाई यो चाहिँ खपत गर्ने मुलुक र उत्सर्जन गर्ने मुलुकलाई एउटा आधार छैन, कार्बन क्यालकुलेसन वैज्ञानिक विधि छैन। अर्को कार्बन व्यापारबाट प्राप्त रकम अत्यन्त न्यून छ। एकातिर धनी मुलुकले बढी उद्योग चलाउने अवस्था सृजना हुने भयो भने, अर्को गरिब मुलुकलाई झन् गरिब बनाउने अवधारणा हो कि, किनभने उद्योग धन्दा चलाएर जति फाइदा हुन्छ नि, वन जोगाएर फाइदा होला त धेरै। सो गरिब राष्ट्रले धनी राष्ट्रले गरिब राष्ट्रलाई के भन्छ भने, तिमीहरू वन जोगाओ, तिमीहरूलाई हामी पैसा दिन्छौँ भनेर उत्साह प्रोत्साहित गरिरहने, तर उनीहरू बढीभन्दा बढी कार्बन चाहिँ किनेर आफ्नो त्यसको कोटामा त अर्कोले आफूले उत्पादन गर्ने भयो नि त कार्बन डाइअक्साइड, त्यस कारण यो उत्सर्जन बढाउने एउटा मेलो हो, त्यस कारण यो चाहिँ गरिब राष्ट्र नै धनी धनी राष्ट्र नै गरिब राष्ट्रमाथि भएको शोषण हो। तर निष्कर्षमा भन्दा साथीहरू, नेपालले चाहिँ नेपालले सन् 2016 नेपालले सन् 2016 29 लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेर नेपाल कार्बनको उत्सर्जन गर्ने कार्बन व्यापार भन्दा लाभ दिने मुलुकमा पहिलो नम्बरमा परेको थियो 2016। पछिल्लो तथ्याङ्क त्यति भेटिएन, त्यही भएर यही तथ्याङ्कलाई आधार मान्नु भयो भने तपाईँले 2016 नेपालले 29 कार्बन व्यापार बाफल स्वच्छ ऊर्जाको कार्यक्रमबाट नेपालले 29 लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेर नेपाल विश्वमा पहिलो मुलुक बन्यो। 2013 ग्लोबल लिडरसिप अवार्ड प्राप्त गरेर नेपाल विश्वमा पहिलो मुलुक बन्यो। हेर्नुहोस् 2013 लिडरसिप अवार्ड पनि प्राप्त गर्यो। त्यसरी नेपाल जलवायु परिवर्तनको यो कार्बन व्यापारको अब निष्कर्षमा तपाईँले के लेख्नुपर्छ भने यी माथिका आलोचना गरिए तापनि, माथि उल्लेखित गरेका 4-5 वटा मैले आलोचना भने, यी आलोचना भए तापनि नेपाल तथा मुलुक जलवायु परिवर्तनको मारबाट भाग्न सक्ने अवस्था यो कार्बन व्यापारबाट भाग्न सक्ने अवस्था छैन। जस्तै विकसित मुलुकहरू भाग्छन्, यो पनि आलोचना राख्छ हुन्छ। विकसित मुलुक चाहिँ मुलुकहरू चाहिँ कोप सम्मेलनको प्रतिबद्धता भागिरहेका छन्। जस्तो अमेरिका 2019 बाहिरियो होइन कोप सम्मेलनबाट, पेरिस सम्झौताबाट, 2011 क्यानाडा बाहिरियो। यस्तै औद्योगिक मुलुकहरू चाहिँ जे गर्दा पनि हुने सम्पत्ति अथवा यो चाहिँ पैसाको आडमा शक्तिको आडमा जे गर्दा पनि हुने, र गरिब राष्ट्रले चाहिँ जलवायु परिवर्तन भार खेपिरहने, त्यस कारण यो पनि अन्याय छ। यसमा आलोचनामा राख्न सकिन्छ। यी मेजर आलोचनाहरू मैले 4-5 वटा तपाईँलाई याद गरिरहनु होला। तर निष्कर्षमा नेपाल यो जलवायु परिवर्तनको यो कार्बन व्यापारको अवधारणा एकातिर जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न मद्दत गर्छ, कसरी भने एकातिर विकसित मुलुकले कम उत्सर्जन गर्न प्रेरित गर्छ भने अल्प विकसित मुलुकलाई वातावरण जगेर्ना गर्न मद्दत गरिरहन्छ, जस बापत विकसित मुलुकले चाहिँ अल्प विकसित मुलुकलाई केही आर्थिक सहायताहरू दिन्छ। स्थितैमा जलवायु परिवर्तन असरलाई बेहोर्नुभन्दा अल्प विकसित मुलुकलाई चाहिँ विकल्प छैन नि त, नेपाल सा मुलुकलाई विकल्प छ त। अब हामी जलवायु परिवर्तन यो चाहिँ कार्बन व्यापारको अवधारणा हामी अलग्यौँ भने हामीलाई कसैले माया गर्नेवाला छैन। त्यसमा अझ हामीले के गर्नुपर्ने हुन्छ, यसबाट लाभ लिनका लागि बढीभन्दा बढी बार्गेनिङ क्षमता, हाम्रो चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा बार्गेनिङ क्यापासिटी बढाउँ। त्यही भएर राष्ट्रपति होइन प्रधानमन्त्री जस्ता व्यक्तिहरू चाहिँ व्यक्तित्वहरू त्यो सम्मेलन भाग लिनुको मेजर कारण भनेको आफ्नो मुद्दा बलियो गराउनु हो। त्यसमा उच्च प्राथमिकता दिएर 2011 नेपालले निरन्तर रूपमा जलवायु परिवर्तन सम्मेलन भाग लिइरहेको छ र आफ्नो मागलाई पनि बुलन्द बनाइरहेको छ। त्यस कारण अब निष्कर्षमा के लेख्नु होला तपाईँहरू, जलवायु परिवर्तन यो विश्वव्यापी अवधारणा हो, कार्बन व्यापारको लाभबाट जलवायु परिवर्तन असर न्यूनीकरण गर्ने र विकसन मुलुकले लाभ लिन सक्ने अवस्था सृजना हुन्छ। त्यसका लागि नेपाल जस्ता मुलुकहरूले अझ जलवायु परिवर्तन सम्बन्धी अथवा कार्बन व्यापार सम्बन्धी यो चाहिँ अवधारणामा अझ चाहिँ समाहित भएर लाग्नुपर्ने देखिन्छ, अथवा यसका आवाजहरू बार्गेनिङ क्षमता बढाउने, वन जङ्गलको संरक्षण गर्ने, जैविकताको संरक्षण गर्न सकेमा जलवायु परिवर्तन असरलाई क्रमशः न्यूनीकरण गर्दै लैजान सकिन्छ भनेर यसरी तपाईँले कन्क्लुज गर्न सकिन्छ। कार्बन व्यापार क्लियर हुनुहुन्छ नि, आउन सक्छ एकजना तपाईँ, मैले ह्यान्डआउटमा सबै कुरा राखिदिन्छु, पाउनु होला छैन सत्य केही छैन है। हेर्नुहोस् है तपाईँहरू, यी चाहिँ मेन इस्युहरू मुद्दाहरू यी हुन्। अब आजको अर्को टपिक सरको उसको चाहिँ नदेखि आजको अर्को टपिक अर्को सरको चाहिँ नदेखि वन सम्बन्धीहरू वन विनाश भन्ने टपिक छ यो पनि। यसमा नै 4-5 वटा इस्युहरू छ वनको विषयमा, बुझ्नुभयो? वातावरण वातावरण प्रदूषण अहिले एकैचोटि हेरौँ, वनका मुद्दाहरू के के छन् भन्नुहुन्छ नि, वनबाट सुन्न सक्ने तपाईँलाई। अब पहिला त वन क्षेत्र भनेको के हो, अब यसमा अलिकति म परिचय दिउँला, तपाईँलाई थाहा छ वन भनेको के हो। अर्को भनेको चाहिँ वन सम्पदाको महत्त्व के छ, वन सम्पदाको महत्त्वको विषयमा तपाईँलाई यो थाहा भएकै कुरा हो। मैले एक दुईवटा यसको मेजर इस्युजहरू भन्छु के छ महत्त्व। तेस्रो कुरा वन विनाशको कुरा जान्नु पर्यो, वनको अवस्था जान्नु पर्यो नेपालमा, वनको अवस्था के छ, वनको अवस्था के छ, वन संरक्षणका लागि नेपालमा भएका व्यवस्थाहरू जान्नु होला, व्यवस्थाहरू के छन्। अनि अर्को चाहिँ वन विनाशका यहाँ चाहिँ कारण र परिणाम पनि जान्नु चाहिँ, वन विनाशका कारण र परिणामहरू यी कुराहरू चाहिँ वनका केही इस्युजहरू। अब वन भनेको चाहिँ खास गरी वन भनेको कस्तो ठाउँलाई वन भनेको, सामान्य अर्थमा रुख बिरुवाको ढङ्गले ढाकिएको क्षेत्र, हरियालीले ढाकेको क्षेत्र सामान्यत त्यही हो नि वन भनेको। वन भनेको खास गरी निजी स्वामित्व हक भोगमा पुगेको क्षेत्रमा बाहेक निजी क्षेत्रमा निजी जग्गामा लगाएकोलाई चाहिँ हामी होइन वन भनेर भन्दैनौँ। कानुनी रूपमा हेर्दाखेरि चाहिँ वन क्षेत्र भने कस्तो क्षेत्र हो भने निजी हक भोगमा प्रचलनमा रहेको जग्गाभन्दा बाहेकको क्षेत्रमा र भएकाहरू बुट्यान त्यहाँको रुख बुट्यानलाई मात्रै वन होइन, वन क्षेत्र भनेको चाहिँ त्यहाँको वन क्षेत्रभित्र पर्ने ढुङ्गा माटो गिटी बालुवा सबै वन सम्पदा भनेर हामी त्यहाँ सबैलाई चिन्छौँ। सो वन क्षेत्र अथवा वन सम्पदा भनेको चाहिँ खास गरी वनभित्र पाइने अथवा कानुनी रूपमा वन भनेर परिभाषित गरेका क्षेत्रहरूमा अथवा निजी भक भोगको जग्गामा बाहेक अन्य जग्गाहरूमा भएको रुख बुट्यानका क्षेत्रहरूलाई हामी वन क्षेत्र भनेर भन्छौँ अथवा वन सम्पदाहरू भन्छौँ। र वन सम्पदाभित्र कानुनमा के लेखाएको छ भने यसले चाहिँ वन जङ्गल झाडी बुट्यान त्यसै गरेर वन क्षेत्रमा पाइने माटो खनिज पदार्थ यी सबैलाई चाहिँ वन सम्पदा भनेर भनिन्छ भनेर उल्लेख गरेको छ। अब वनलाई अहिले वनलाई डिफाइन गर्नको लागि अथवा वन क्षेत्रको संरक्षण सम्वर्धन गर्ने कुरामा चाहिँ वन एन 2076 याद गर्नुहोला। वन एन 2076 चाहिँ यो कार्यक्रममा आएको विषय हो र यसले वनका विभिन्न प्रकारहरूलाई डिफाइन गरेको छ। सो वनमा राष्ट्रिय वन, राष्ट्रिय वनभित्र सरकारद्वारा व्यवस्थित वन, त्यसै गरेर चाहिँ धार्मिक वन, कबुलियती वन, त्यसै गरेर औद्योगिक वन, निजी वनलाई चाहिँ यसले डिफाइन गरेको छैन होइन। यस्ता वनहरू विभिन्न प्रकारका वनहरूको रूपमा वन यो वन संरक्षण क्षेत्र अहिले त प्रादेशिक वन अन्तर प्रादेशिक वन भनेर यसले डिफाइन गरेको छ। अन्तर प्रादेशिक वन अहिले पछिल्लो समय संघीयता लागू भएपछि अन्तर प्रादेशिक दुई या दुईभन्दा बढी प्रदेशहरूमा फैलिएको वनलाई अन्तर प्रादेशिक वन भनिन्छ भने प्रादेशिक वन भनेको कुनै एउटा प्रदेशमा रहेको वन भनेर यसले डिफाइन गरेको छ। अब वन सम्पदाको महत्त्वमा तपाईँले चार पाँचवटा कुराहरू हेर्नुहुन्छ। वन सम्पदाको महत्त्वमा पहिलो कुरा त यसले पृथ्वीको सौन्दर्यता दिन्छ होइन पहिलो कुरा। दोस्रो कुरा जैव विविधताको अस्तित्वलाई जोगाउँछ जैव विविधताको विषयमा हेर्नुहोला। तेस्रो यसले निर्माण सामग्रीको आपूर्ति गर्छ निर्माण पक्षलाई हेर्नुहोस् काठ अनि गिटी बालुवा त्यसमा माटो जस्ता कुराहरू। यसले अक्सिजनको सप्लाई गर्छ हेर्नुहोस् अक्सिजन प्राण वायुको रूपमा अक्सिजन लिने र यसले कार्बनको खपत गर्छ। सो यसबाट कार्बन व्यापारबाट लाभ लिन लिनका लागि कार्बन व्यापारबाट लाभ लिनका लागि पनि यसले मद्दत गरिरहन्छ किनभने जति वन सम्पदा भयो त्यति हामी कार्बन प्रभावबाट लाभ लिन सक्छौँ। यसको आर्थिक महत्त्व पनि छ। वनको आर्थिक महत्त्वकै कुरा गर्दा यसले यसले चाहिँ कच्चा पदार्थ औद्योगिक कच्चा पदार्थ दिन्छ। तपाईँले महत्त्व लेख्दाखेरि यो आर्थिक महत्त्व सामाजिक महत्त्व अथवा सांस्कृतिक महत्त्व पर्यावरण महत्त्व भनेर छुट्टिएर लेखे पनि हुन्छ है सक्नुहुन्छ। आर्थिक महत्त्वमा वनबाट आर्थिक पक्षलाई जोडेर लेख्नुहोस् क्या जस्तै के हो छ कार्बन डाइअक्साइड लाभ लिन सक्ने अवस्था आर्थिक महत्त्व। अर्को औद्योगिक कच्चा पदार्थ आपूर्ति गर्छ यसले पनि आर्थिक महत्त्व राख्छ। उत्पादन र उत्पादकत्व बढाउँछ जमिनको उत्पादन र उत्पादकत्व बढाउँछ यो पनि आर्थिक महत्त्वभित्र पर्छ। अर्को निर्माण सामग्रीको आपूर्ति गर्छ मैले भने यो पनि आर्थिक महत्त्वभित्र पर्छ। निर्माण सामग्रीहरू दिन्छ काठ दाउरा यही बहुमूल्य जडीबुटीहरूको सप्लाई गर्छ होइन। वन क्षेत्रले के गर्छ बहुमूल्य जडीबुटीहरू बहुमूल्य जडीबुटीहरू सप्लाई गर्ने बित्तिकै हुन्छ जडीबुटीको सप्लाई गर्छ। यसले जति धेरै जडीबुटीहरू होइन भयो त्यति उद्योग औषधि उद्योगहरू कारखानाहरू चल्ने भयो। सो बहुमूल्य जडीबुटीहरूको सप्लाई गर्न भन्नुहुन्छ यसको आर्थिक महत्त्व छ। पर्यटन व्यवसायलाई प्रवर्धन गर्छ नि पर्यटकलाई आकर्षित गर्छ आर्थिक महत्त्व भयो। रोजगारीका अवसरहरू सिर्जना गर्छ गरिबी निवारण पनि यसले मद्दत गर्छ। वन क्षेत्रको दाउरा बेचेर काठ बेचेर मान्छेहरू आफ्नो जीविका जीविकोपार्जन गरिरहन्छ यसका आर्थिक महत्त्व छ। यसको वातावरणीय महत्त्व छ हेर्नुहोस् वातावरणीय महत्त्वमा हेर्नुहोस् भने यसले वातावरणीय स्वच्छता दिन्छ होइन वन वातावरणीय स्वच्छता प्रदान गर्छ। अरू के होला जैविकताको संरक्षण गर्छ जलवायु परिवर्तन असरलाई न्यूनीकरण गर्छ होइन जति वन क्षेत्र धेरै भयो त्यति जलवायु असर घट्दै जाने भयो। अरू के होला भन्नुहोस् त वनले अर्को चाहिँ यसले भूक्षयलाई नियन्त्रण गर्छ पानीका स्रोतहरूको संरक्षण गर्छ यसले चाहिँ पारिस्थितिक प्रणालीको सन्तुलित सम्बन्ध स्थापित गर्न मद्दत गर्छ अथवा पारिस्थितिक प्रणालीको जोगाना गर्छ। जीव भूरासायनिक चक्र जस्तो कार्बन चक्र अक्सिजन चक्र नाइट्रोजन चक्र जस्तो चक्रहरू सञ्चालन गर्छ जमिनको उर्वरा शक्तिलाई ह्रास हुन दिँदैन त्यही यो चाहिँ यसको सामाजिक सांस्कृतिक महत्त्व पनि छ. वनको सामाजिक सांस्कृतिक महत्त्व के होला त भन्नुहोस्? सामाजिक सांस्कृतिक महत्त्व के छ? किनकि समाजमा मानिस बिचको सम्बन्ध, मानिस र जैविक प्राणी बिचको सम्बन्धलाई बढाउँछ. मानिस जैविक प्राणी बिना बाँच्न सक्दैन, त्यस कारण यसले चाहिँ सम्बन्धहरू बढाउँछ. जीव जीवाहरू बिचको सम्बन्धलाई स्थापित गर्छ. एउटा जीव सर्पको अनुपस्थितिमा, सर्पको अनुपस्थितिमा कीट नबास्छन् अथवा भ्याकुटाको अनुपस्थितिमा सर्पहरू नबास्छन्. एउटा जीव जीवाहरूको इको सिस्टम अथवा यो चाहिँ पारिस्थितिक प्रणाली अथवा खाद्य चक्रलाई गर्छ र सामाजिक सम्बन्धहरू बढाउँछ. सामाजिक सम्बन्ध भनेको जस्तै तपाईँ पिकनिक जानुहुन्छ, कहाँ जानुहुन्छ भन्नुहोस् त? उजाड क्षेत्रमा जानुहुन्छ, कहाँ जान्छ? जङ्गलमा, पर्यावरण स्वच्छता भएको ठाउँ. यसले त मानिस बिचको हार्दिकतालाई बढाउँछ है, सम्बन्धहरू स्थापित गर्छ. यसको सांस्कृतिक महत्त्व पनि छ. सांस्कृतिक महत्त्व चाहिँ हामी पूजा गर्छौँ, रुखको पूजा गर्छौँ, वनको पूजा गर्छौँ होइन, पिपलको पूजा गर्छौँ, तुलसीलाई ल्याएर रोप्छौँ घर घरमा भनेपछि यसको धार्मिक महत्त्व पनि त्यतिकै छ, सांस्कृतिक महत्त्व पनि छ. त्यसैले यसको यसले विभिन्न जात जातिहरूलाई संरक्षण पनि दिएको छ. राउटे कहाँ बस्नुहुन्छ? जङ्गलमा बस्छन् होइन, यसले जात जातिको संरक्षण गर्छ. एक ठाउँबाट अर्को ठाउँमा ऊ चाहिँ आफ्नो परिवर्तन गरिरहन्छ. त्यस कारण यसले चाहिँ एउटा सामाजिक सांस्कृतिक धार्मिक महत्त्व पनि रहेको छ. यसले वन क्षेत्रले यसलाई अन्य महत्त्वमा पनि राख्न सक्नुहुन्छ. अब अन्य महत्त्वमा तपाईँले जस्तो यसले देशको चिनारी स्थापित गर्छ. नेपालमा कति वन छ? 44.7% हेर्नु त. भुटानमा कति वन छ? 72.5% वन छ. हेर्नु त, एसियामा सबैभन्दा धनी राष्ट्र वनमा को भन्दा भुटानमा आए चिनारी पनि स्थापित गर्दो रहेछ होइन. त्यस कारण यसको चाहिँ अन्य महत्त्वमा तपाईँले राख्न सक्नुहुन्छ. यो वन क्षेत्रको कुरा गरेँ है मैले. अब वन विनाश भनेको चाहिँ के हो भने वनलाई गैर वन क्षेत्रमा परिणत गर्ने पद्धति चाहिँ प्रक्रिया चाहिँ वन विनाश हो. बुझ्नुभयो? वन विनाश भनेको वन छ, त्यो वन क्षेत्रलाई खडानी गरेर गैर वन भनेको अन्य क्षेत्रमा रूपान्तरण गर्ने, जस्तो वनलाई काटेर सहर बसाउने त्यो भनेको गैर वन क्षेत्र हो. वनलाई काटेर सहर बसाउने, वनलाई मासेर एयरपोर्ट बनाउने त्यो के हो? वन विनाश हो. दिस इज द प्रोसेस अफ क्लियरिङ अफ ट्रिज इन्टु द क्लियर ल्यान्ड. बुझ्नुभयो? द प्रोसेस अफ ट्रान्सफर्मिङ फरेस्ट इन्टु द क्लियर ल्यान्ड भन्छ क्या, त्यसलाई वन विनाश भन्छ. जङ्गललाई मासेर खुल्ला जमिनमा रूपान्तरण गर्ने प्रक्रिया नै वन विनाश हो. वन विनाश भनेको खासरी मानवीय तथा प्राकृतिक क्रियाकलाप कारणले गर्दा वन क्षेत्र क्रमशः ह्रास हुँदै जानु, वन क्षेत्र क्रमशः न्यूनीकरण हुँदै जानु अथवा वन सम्पदाको क्षयीकरण हुनुमा के हो भने त वन विनाश हो. वन विनाशका मेजर कजहरू चाहिँ अहिलेको विश्वमा सबैभन्दा चुनौतीपूर्ण विषय पनि वन विनाशै हो. किनभने अहिले अस्ट्रेलियामा हेर्नुहोस् आग लागे भएर 50 करोड प्रजातिहरू मरे. क्यान इमेजिन हेर्नु त. अर्को त्योभन्दा अगाडि अमेजन वनमा आग लागेर करोडौँ प्रजातिहरू लोप भएर गए, लाखौँ हेक्टर वन चाहिँ विनाश भयो अतिक्रम. अनि वन विनाश हुँदाखेरि के हुन्छ भने एकातिर कार्बन डाइअक्साइड मात्र वायुमण्डलमा पनि बढ्ने भयो, त्यसले गर्दा हरेक यो ग्यासको उत्सर्जन हुन्छ, फेरि अल्टिमेटली के हुन्छ? जलवायु बढेर आउँछ, त्यसले बढाउँछ. सो अब वन विनाशको मेजर कारण चाहिँ कारणको रूपमा तपाईँले हेर्नुभयो भने एउटा कारण चाहिँ मानवीय कारण रहेछ, अर्को प्राकृतिक कारण. यसरी क्याटेगोरिकली छुट्याए पनि हुन्छ. कतैले आर्थिक कारण कतै छुट्याउँछ, वातावरणीय कारण, प्राकृतिक कारण भनेर यसरी छुट्याउन सकिन्छ. जस्तो मानवीय कारणमा आर्थिक कारणलाई हिँड्न राख्न सकिन्छ. जस्तो मानवीय कारणले के गर्छ, के हो त मानिसले वनलाई कसरी विनाश गर्छ? अतिक्रमण, खासै औद्योगिकरण. जुन देशमा औद्योगिकरण बढी हुन्छ त्यहाँ वन क्षेत्र मासिने भएको हुन्छ. सौद्योगिकरण, अव्यवस्थित सहरीकरण. त्यसै गरेर अर्को चाहिँ अतिक्रमण, वन क्षेत्रको अतिक्रमण गर्ने, अतिक्रमण गर्ने विकासका ठुला आयोजनाहरू सञ्चालन गर्ने. विकासका ठुला ठुला आयोजनाहरू जस्तै मेलम्ची प्रोजेक्ट बनायौँ, निजगढ विमानस्थल बनाउँदैछौँ, भैरव विमानस्थल बनायौँ, तराई मधेस फास्ट्याग खोल्दैछौँ. हेर्नु कति हेक्टर वन चाहिँ विनाश भएको छ. अहिले निजगढ विमानस्थल बनाउँदै गर्दाखेरि 34-24 लाख रुखहरू काटिँदैछन् यहाँ ठुलो मात्रामा वनको क्षेत्रलाई विनाश गर्छ. सो मानवीय कारण ठुला ठुला विकासी आयोजनाहरूले वनलाई विनाश गरेको छ. अर्को भनेको चाहिँ मानवीय कारणमा विभिन्न रासायनिक मल तथा कीटनाशक औषधिहरू प्रयोग गर्दै गर्दाखेरि वन क्षेत्र चाहिँ जिस्सारै अम्लीयपना बढेर जान्छ. माटोको अम्लीयपना बढ्दै जाँदा जग्गा जमिनहरू चाहिँ उत्पादन नहुने होइन, यो चाहिँ वनभूमिकरण बढेर जाने सम्भावना गर्छ. यसरी हेर्नुहुन्छ भने यसलाई चाहिँ हामी मानवीय कारणको रूपमा ल्याउन सक्छौँ. भने प्राकृतिक कारणको रूपमा तपाईँले बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपहरू भन्नुहोस् न, प्राकृतिक प्रकोप अथवा प्राकृतिक विपदहरू जस्तै बाढी पहिरो जस्ता घटनाहरू गर्छ, त्यसले पनि वनको क्षेत्रलाई तहस नहस बनाउँछ। अर्को आग लागि हेर्नु, प्राकृतिक कारणले पनि आग लागि हुन्छ, मानवीय कारणले पनि हुन्छ र प्राकृतिक कारणले पनि हुन्छ, ठुलो मात्रामा वन विनाश हुन्छ। त्यसरी विभिन्न प्रकारको यो चाहिँ जलवायु परिवर्तन असर हो, जलवायु परिवर्तन असर पर्दैन, केही असरहरूको कारण चाहिँ परिवर्तनका असरहरूका कारण यो चाहिँ विभिन्न बिरुवाहरूको भएर जाने समस्या देखा पर्छ। यो चाहिँ केही प्राकृतिक कारणमा तपाईँले राख्न सक्नुहुन्छ। यसो आर्थिक कारण पनि छ, आर्थिक कारणमा तपाईँले छुट्टै राख्नु भए पनि हुन्छ। आर्थिक कारण चोरी निकास, विभिन्न उसको रात अरे त्यो चाहिँ सालका रूपमा खुवाएका रूपमा सिजाउ मान्छे चाहिँ यो चाहिँ चोरी निकासी मानवीय पनि हो नि त, मानवीयमा राखे पनि हुन्छ, यसलाई छुट्टै बनाए पनि हुन्छ, तिनवटा भागमा राखेर गर्नु पर्ने हुन्छ चोरी निकासी। दोस्रो गरिबी हो, वन विनाश हुनु अर्को कारण गरिबी पनि, गरिबी छ अनि रोजगारी छैन, के गर्ने त भन्दा वनका स्रोतहरूमा भर पर्छ। हजुर म भन्छु बुझ्नु नि, अर्को अर्को गरिबी भयो एउटा, अर्को चोरी निकासी भयो, अर्को चाहिँ इन्धनको स्रोतको रूपमा पनि वन क्षेत्रलाई अझै पनि 59% मान्छेहरू दाउरामा निर्भर छन्, सो इन्धनको प्रमुख स्रोत रूपमा। अर्को निर्माण सामग्रीको अत्याधिक आपूर्ति होइन, निर्माण सामग्री पनि खासै वनमा काठ होइन फर्निचर बनाउनु पर्यो, त्यसै गरेर यो चाहिँ विभिन्न प्रकारका इन्फ्रास्ट्रक्चर बनाउनु पर्यो भने निर्माण सामग्रीमा वन क्षेत्रलाई प्रयोग गरिन्छ। अब नेपालमा वन संरक्षणको लागि के कस्ता व्यवस्थाहरू छन्, व्यवस्थामा तपाईँले 4-5 कुरा याद गर्नुपर्ने हुन्छ। वन संरक्षणको लागि भएका व्यवस्थामा एउटा संवैधानिक व्यवस्था जान्नुहोस् है, संविधानले के भन्छ भन्नुहोस् त। संवैधानिक व्यवस्थामा तपाईँलाई मैले संवैधानिक व्यवस्था जहाँ पनि एउटै हुन्छ है साथी, प्रायः जस्तो तपाईँले 4 कुरा संविधानका 4 कुरा याद गर्नु भनेको थिएँ अस्ति मैले, तपाईँले कतिको याद गर्नुभयो। एउटा चाहिँ प्रस्तावनामा दिगो विकास हो, प्रस्तावनामा के छ अरे दिगो विकास, यो कहिले नबिर्सनु के जहाँ पनि काम लाग्छ, त्यो दिगो विकासप्रतिको प्रतिबद्धता छ प्रस्तावनामा। दोस्रो धारा 30 हेर्नु भने स्वच्छ वातावरणको हकलाई के गरेछ, स्वच्छ वातावरणको हक, वातावरणको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। अनि धारा 51 प्राकृतिक स्रोतको संरक्षण के भन्छ, संरक्षण सम्वर्धन उपयोग र दिगो उपयोग, त्यहाँ चाहिँ वन क्षेत्रको संरक्षण गर्ने कुरालाई क्लियरली लेखेको छ, जैविकताको संरक्षण गर्ने कुरालाई उल्लेख गरेको छ। धारा 51 प्राकृतिक स्रोतको संरक्षण सम्वर्धन दिगो उपयोग र अनुसूचीहरूमा एकल तथा साझा अधिकार सूचीको रूपमा वन तथा वातावरण क्षेत्रको संरक्षण गर्ने कुरालाई उल्लेख गरेको छ। बुझ्नु नि अनुसूची कति कति रहेछ, 5, 6, 7, 8 र 9। मैले भने जस्तो मलाई 5 के छ अरे सङ्घको, 6 प्रदेशको, 7 सङ्घ र प्रदेश कम्बाइन गरिदिनुहोस्, 8 स्थानीय तह र 9 सङ्घ प्रदेश स्थानीय तहको अधिकार सूचीको रूपमा राखिएको छ। अब यति कुरा संविधानका कुरा तपाईँले जानिसकेपछि अब कानुनी तथा नीतिगत व्यवस्थामा दुईवटा कानुनहरू तपाईँले जान्नुपर्ने हुन्छ, कानुनी तथा नीतिगत व्यवस्था। कानुनमा एउटा त तपाईँले वन एन कति अरे 2076 यो नबिर्सिनु होला, यसमा वन क्षेत्रको यसमा के गरेको छ पनि जान्नु पर्यो है, एक दुईवटा कुरा सबै जानेको साध्य हुँदैन। अब यसमा धेरै व्यवस्थाहरू छन् तर यसमा मेजर कुराहरू चाहिँ वनको क्षेत्रलाई यसले परिभाषित गराएको छ, राष्ट्रिय वन, कौद्योगिक वन, निजी वन, धार्मिक वन भने यसले चाहिँ संरक्षित वन, वन क्षेत्र भनेर यसले विभिन्न क्षेत्रलाई परिभाषित गरेको छ र वनको संरक्षण सम्वर्धन गर्नको लागि यसले विभिन्न कानुनी व्यवस्थाहरू संस्थागत व्यवस्थाहरू गरेको छ। दोस्रो वातावरण संरक्षण एक कति हो, वातावरण संरक्षण एक कति 2076 वन नीति छ, अर्को वन नीति पनि छ, अर्को तपाईँले स्थानीय सरकार सञ्चालनले पनि ढाल्नु होला, स्थानीय सरकार सञ्चालनले वनको संरक्षण गर्ने कुरालाई स्थानीय तहको अधिकार सूचीमा पनि राखेको छ। स्थानीय सरकार सञ्चालन कति हो 2074 व्यवस्था चौथोमा, चौथोमा वन नीति भनेर राख्नु होला, वन नीति कति हो 71। त्यसरी अर्कोमा चाहिँ तपाईँले 15 योजना राख्नु होला, 15 योजनामा वनको संरक्षण गर्ने वन क्षेत्रको यसले प्रष्ट परिभाषा गरेको छ, वन क्षेत्र संरक्षण गर्नको लागि यसले सोच लक्ष्य उद्देश्य रणनीतिहरू तय गरेको छ। र छैटौँमा चालु आर्व आ यो वार्षिक बजेट, वार्षिक बजेटमा के भनेको छ, वार्षिक बजेटमा वन क्षेत्रको संरक्षण सम्पादनका लागि विभिन्न कार्यक्रमगत व्यवस्थाहरू गरेको छ। यो चाहिँ यो हाम्रो कानुनी नीतिगत व्यवस्था कानुनी तथा एन है संवैधानिक व्यवस्था लेख्नुहोस् पहिला, अनि नीतिगत तथा कानुनी व्यवस्थामा यी चार पाँचवटा एन अनि 15,000 र वार्षिक बजेट नछुटाउनुहोस्। नीति तथा कार्यक्रम राखे पनि हुन्छ, सरकारको नीति तथा कार्यक्रममा वन क्षेत्रको संरक्षण गर्ने कुरालाई उल्लेख गरेको भनेर भन्दा हुन्छ। त्रिपन्न त छोडिदिनु न, त्यो त खारेज भइसक्यो, त्रिपन्न सकियो अहिले, त्यो त पुरानै भर्खर चेन्ज भएको दुई तिन महिना त भएछ, त्यसमा 76 को पर्छ। अब वातावरण संरक्षण 2053 लेख्नु भयो, यो मान्छे अपडेटेड रहन्छ आउटडेटेड रहन्छ भनेर अहिले ल्याउनु मान्छु, त्यसमा अहिले लेटेस्ट के हो वातावरण संरक्षण भर्खर आएको छ। अर्को तपाईँले मेजर एउटा एम छ, एउटा चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन, यो पनि निकै महत्त्वपूर्ण छ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन। यसले राष्ट्रिय निकुञ्ज संरक्षण गर्ने भन्छ, राष्ट्रिय निकुञ्जको संरक्षण गर्ने हो, वन क्षेत्रको संरक्षण गर्ने हो 2029 है, राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण 2029। अर्को हामीसँग केही संस्थागत व्यवस्थाहरू पनि छन्, संस्थागत व्यवस्थामा तपाईँले तपाईँलाई थाहा छ एउटा वन तथा वातावरण मन्त्रालय सबभन्दा मेजर अङ्गको रूपमा वन तथा वातावरण मन्त्रालय छ, दोस्रो के छ भन्नु त वन विभाग छ, अरू वन कार्यालयहरू छन्, अर्को चाहिँ स्थानीय तह, अहिले त आफै स्थानीय तह प्रदेश नै वन क्षेत्रको संरक्षण गर्नका लागि चाहिँ विभिन्न नीतिगत व्यवस्था गर्न सक्छ, यसले संस्थागत व्यवस्थाहरू गर्न सक्छ, यो पनि एउटा मेजर चाहिँ यसको प्रदेशमा पनि मन्त्रालय छ। अर्को हामीसँग के छ भन्नुहुन्छ भने राष्ट्रिय निकुञ्जहरू छन् क्या, त्यसले वनको संरक्षण गर्छ, कतिवटा राष्ट्रिय निकुञ्ज छन् 12 मध्य क्षेत्र कतिवटा छन् 13 अनि आरक्षहरू कतिवटा छन् दुईटा छ, एउटा सिकारा आरक्ष छ, अर्को चाहिँ कोशी टक्कर वन्यजन्तु आरक्ष छ, त्यसरी हामीसँग सिमसार क्षेत्रहरू पनि छन्, हो ती भनेका वन क्षेत्र, अहिलेसम्म हामीसँग संरक्षण क्षेत्र छन् कतिवटा छवटा संरक्षित क्षेत्रहरू, यी पनि संस्थागत व्यवस्थाहरू, केही कार्यक्रमहरू पनि छन्, अहिले हामी वन दशक मनाइरहेको छ, कार्यक्रमगत व्यवस्था भन्नु पऱ्यो भने चाहिँ वन दशक हुनाले वन दशक कति हो 71 बाट 80 सम्मलाई वन दशक नारा नै समृद्धिको लागि वन भन्ने नारा छ, त्यसै कार्यक्रमगत व्यवस्थामा कम्युनिटी वन कार्यक्रम नेपालमा लागू छ, त्यसै सामुदायिक वन कार्यक्रम होइन, यस्ता कार्यक्रमहरू चाहिँ नेपालमा लागू भइरहेको अवस्था छ। त्यसो अर्को तपाईँले मेजर कुरा के लेख्नु पऱ्यो भने साथीहरू यो रियो सम्मेलनमा यो चाहिँ वन संरक्षण सम्बन्धी फरेस्ट कन्जर्भेसन प्रिन्सिपल भनेको छ नि हामीले, हो त्यो वन संरक्षण सिद्धान्त, वन संरक्षणको सिद्धान्त, यसलाई चाहिँ हामीले कहाँ यो चाहिँ अवलम्बन गर्यो भने यो चाहिँ 1992 रियो सम्मेलनमा वन संरक्षणको सिद्धान्तलाई अवलम्बन गरिएको छ भनेर लेखेको छ, 1992 रियो सम्मेलनले वन संरक्षणको सिद्धान्तलाई आत्मसात गरेको विषय। यसरी हेर्नुहुन्छ भने नेपालमा अहिले 44.74% वन रहेको कुरा, त्यसै गरेर हामीसँग विभिन्न प्रकारको संरक्षण क्षेत्रहरूको विस्तार, राष्ट्रिनीको जो क्षेत्रफल विस्तार, यी कुराहरूलाई चाहिँ वन क्षेत्रभित्र तपाईँले राखेको हुन्छ। अब तपाईँलाई म अलिकति वनको तथ्याङ्क, कहिलेकाहीँ थर्ड पेपर हो त्यसमा तथ्य र तथ्याङ्कसहित आन्सर दिनुपर्ने हुन्छ, नेपालको तथ्याङ्कमा नेपालको वन कस्तो छ त, तथ्याङ्कमा हेर्नुहुन्छ भने तथ्याङ्कमा नेपालको वन भनेर तपाईँले जान्नु पर्ने है, तथ्याङ्कमा नेपालको वन, नेपालमा वनको अवस्था भने पनि हुन्छ, अवस्थाले जहिले पनि तथ्याङ्क प्राप्त गर्छ, तपाईँलाई थाहा छ है, वन क्षेत्र नेपालमा कति छ 44.74% वन छ, जसमध्ये वन 40.4% भुट्यान कति 4.4%, जसमा हेक्टरमा हेर्नुहुन्छ भने वन चाहिँ 59,62,000 हेक्टर छ, हेक्टर छ है, अर्को भुट्यान भन्नुहुन्छ भने 648,000 हेक्टर चाहिँ भुट्यान छ। नेपालमा सामुदायिक वनहरूको जनसङ्ख्या सामुदायिक वनहरू करिब 19,000 छन्, 19,000 सामुदायिक वनहरू छ। धार्मिक वन कतिवटा छ थाहा छ? धार्मिक वन हेर्नु छ भने कतिवटा छ नि? 36 धार्मिक वन 36 अहिलेको आर्थिक सर्वेक्षण, आर्थिक सर्वेक्षण 75-76 लेटेस्ट डेटा हो, टिप्नुभयो हुन्छ है डेटा। ए हेरोड्स मन भएको छैन टिप्दा राख्दै हुन्छ। त्यसरी नेपालमा प्रति हेक्टर रुखहरू कतिवटा छन् भन्नुहोस् त? 430। एकजनाको भागमा प्रति व्यक्ति वन चाहिँ नेपालमा कति छ भन्नुहोस् त? 111 रुखहरू छन्। 111 रुख नेपालमा रहेका छन् प्रति हेक्टर, प्रति हेक्टर 111 रुख छन्। र एकजनाको भागमा कति हेक्टर वन पर्छ थाहा छ? प्रति हेक्टर प्रति व्यक्ति, प्रति व्यक्ति वन कति छ थाहा छ? 0.2 हेक्टर। यो प्रति व्यक्ति रुख चाहिँ है, त्यहाँ तपाईँले कन्फ्युज होला, प्रति व्यक्ति रुख चाहिँ नेपालमा कतिवटा छ नि? 111 रुख छ। अनि औषध रुखको सङ्ख्या, औषध रुख कति छन्? 430। नेपालको कुल क्षेत्रफलको कति प्रतिशत वनले ओगट्याएको छ? 44.7%। तर स्वच्छ वातावरण कायम गर्न वन कति चाहिन्छ नेपाललाई? 43% वन चाहिन्छ। कुनै पनि देशलाई आफ्नो क्षेत्रफलको 43% वन चाहिन्छ। नेपाल नेपाल इज इन सेफ जोन, किनभने 43% भए स्वच्छ वातावरण हुन्थ्यो। हामीसँग कति प्रतिशत छ? 44.7% वन छ, त्यस कारण हामी सेफ जोनमा छौँ भन्न सकिन्छ। त्यसै गरेर नेपालको जस्तो साझेदारी वनको सङ्ख्या 30 छ, अनि त्यसै गरेर नेपालमा संरक्षित वन 10 छन्, अनि नेपालमा पाइसी प्रणालीहरू 118, जसमध्ये 80 प्रकारको पाइसी प्रणालीहरू संरक्षित क्षेत्रमा सञ्चालित छन्। विश्वमा सबभन्दा यो साउथ एसियामा सबभन्दा कम वन रहेको देश कुन हो? पाकिस्तान हो। पाकिस्तान 1.92% मात्रै वन छ, झन्डै 2% छ। तर सबभन्दा धेरै वन रहेको देश भुटान हो, 72.5% वन छ। अनि नेपालमा त्यो पहिला 40 थियो, अनि अतिक्रमण भएको भएछ, फेरि 44 भयो। त्यो त होइन, संरक्षित क्षेत्रहरू बढायो, राष्ट्रिय निकुञ्जहरूको विस्तार भयो, सामुदायिक वनको कार्यक्रम एकदमै बढेको छ, हो तपाईँले लेख्न सक्नुहुन्छ। अहिले पछिल्लो समय नेपालमा किन वन विस्तार भयो? 40 अझ 39 थियो होइन, मैले लोकसेवा तयारी गर्दा 39% भएर तयारी गरेको, अहिले 44.7 वन क्षेत्र चाहिँ बढेको, रुखहरू घटेको भन्नुहुन्छ। औषध रुखको सङ्ख्या त्यति नै छ, 430 नै छ। बुझ्नु भने अहिले पछिल्लो समयमा वन क्षेत्र किन बढ्यो भन्नुहुन्छ भने, हामीले अहिले त 6 संरक्षण क्षेत्रहरू पुर्याइसक्यो, 12 राष्ट्रिय निकुञ्जहरू पुर्याइसक्यो, मध्यवर्ती क्षेत्रहरू पनि बढेको बढै छन्, 13 मध्यवर्ती क्षेत्रहरू छन्, भने त्यो वन सिमसार क्षेत्र पनि बढाएका छौँ। त्यो भनेको वन क्षेत्र हो क्या? वन क्षेत्र त पहिला पनि थियो नि त, थिएन पहिला त, पछि संरक्षणको कार्यक्रमलाई आएपछि न त्यो क्षेत्रहरू बढ्दै गयो नि त। अहिले संरक्षित घोषणा गरेपछि संरक्षण गर्न थाल्यो, बढी महत्त्व दियो। अनि अहिले साझेदारी यो सामुदायिक वनहरूको सङ्ख्या कम थियो, अहिले धेरै ठाउँमा सामुदायिक वनहरूको अवधारणा अवलम्बन गरेको छ। यस नेपालमा वन क्षेत्र पहिलेको भन्दा वातावरण पनि जगेर्ना गर्ने प्रोसेसहरू बढे, ती चाहिँ केही यसका प्रोसेसहरू। नेपालमा सबैभन्दा धेरै वन क्षेत्र रहेको प्रदेश पनि जान्छ कर्णाली प्रदेश, सबै धेरै वन छ भने सबैभन्दा कम वन रहेको प्रदेश चाहिँ प्रदेश नम्बर 2 हो, 2 नम्बर प्रदेशमा सबभन्दा कम वन छ। यी कुराहरू चाहिँ तपाईँले वनको तपाईँलाई मैले भनिहालेँ, वनको चाहिँ यो नीतिगत कानुनी व्यवस्था पनि जान्नुभयो, वनका चाहिँ विनाशका कारणहरू पनि जान्नुभयो। अब अर्को टपिकमा जाउँ साथीहरू, ऊर्जा है, एकदम महत्त्वपूर्ण छ यो ऊर्जा पनि, अहिलेसम्म लोकसेवामा धेरैपल्ट सोधेको टपिक हो यो, ऊर्जा सङ्कट र ऊर्जा संरक्षण भन्ने छ, ऊर्जा सङ्कट र ऊर्जा संरक्षणको विषय निकै महत्त्वपूर्ण छ है यहाँ। पहिला त ऊर्जा भने